एउटा पिएफएम भन्छौँ हामी यसलाई, पब्लिक फाइनान्सियल म्यानेजमेन्ट भनेर भन्छौँ, यो पिएफएम वेल फङ्सनिङ पिएफएम चाहिँ कस्तो हुनुपर्छ त, कस्तो सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई चाहिँ हामीले राम्रो सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली हो, वेल फङ्सनिङ पिएफएम हो, इफेक्टिभ पिएफएम हो भनेर भन्न सक्छौँ त भन्दाखेरि, त्यस्तो सार्वजनिक के अरे वित्त व्यवस्थापन प्रणाली वा वित्तीय व्यवस्थापन प्रणाली जसले चाहिँ यो खर्चलाई, खास गरिकन खर्चलाई चाहिँ उपलब्ध स्रोत साधन र विकासका प्राथमिकता अनुकूल गर्ने सुनिश्चित गर्छ। दुईटा कुरा, एउटा त हाम्रा विकासका प्राथमिकता हुन्छन्, हामीले यो गर्ने यो गर्ने यो गर्ने भन्ने प्राथमिकता क्रम निर्धारण गरेका छौँ। जस्तो अहिले भने पूर्वाधार विकास हाम्रो पहिलो प्राथमिकता हो, सबैभन्दा धेरै रिसोर्स पूर्वाधार विकासमा खर्च हुनुपर्छ होला, त्यो मध्ये पनि आयोजना हामीले राष्ट्रिय गौरवका आयोजना भनेर तोकेका छौँ होला होइन, अथवा एकदमै राष्ट्रिय महत्त्वका ठुला पूर्वाधार आयोजना जस्तो लुम्बिनी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वा चाहिँ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल फास्ट ट्र्याक होइन हो, यस्ता खालका वा मेलम्ची, यिनीहरू प्राथमिकता प्राप्त आयोजनाहरू हुन् हो, तिनीहरूमा बढीभन्दा बढी स्रोत खर्च गर्छ भने र त्यो चाहिँ के त भन्दाखेरि रिसोर्स त जहिले पनि लिमिटेड हुन्छ, त्यो लिमिटेड रिसोर्स चाहिँ प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्छ भने त्यस्तो पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट चाहिँ इफेक्टिभ पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट हुन्छ। दोस्रो चाहिँ यो रिसोर्स कलेक्सन गर्छ, त्यस्तो स्रोत कलेक्सन गर्दाखेरि चाहिँ इफिसियन्टली गर्छ र चाहिँ यो सम्भव भएसम्म धेरै स्रोतबाट धेरै माध्यमबाट र त्यो चाहिँ वैधानिक माध्यमबाट, एउटा त वैधानिक माध्यमबाट मात्रै स्रोत सङ्कलन गर्नु पर्यो अनि दोस्रो कुरा चाहिँ सम्भव भएसम्म धेरै क्षेत्रबाट सङ्कलन गर्नु पर्यो, भनेको के हो त भन्दा ट्याक्स बेस चाहिँ ब्रोडर हुनु पर्यो, हामीले के केमा ट्याक्स लगाएका छौँ, फर इक्जाम्पल झन्डै 60% पिपुल आर इङ्गेज इन एग्रिकल्चर, इट इज कन्ट्रिब्युटिङ अलमोस्ट 27% इन जिडिपी, भनेपछि यो एग्रिकल्चरमा ट्याक्स नलगाइकन चाहिँ एग्रिकल्चरबाट सरकारले रेभेन्यू जेनेरेट गर्ने गरिकन एग्रिकल्चरको विकास नगरिकन चाहिँ हाम्रो जिडिपीमा यो वृद्धि हुन सक्दैन वा गभर्मेन्टको इन्कममा वृद्धि हुन सक्दैन, तर अब सबैलाई किसानहरूलाई त्यत्तिकै ट्याक्स लगाउनु त भएन, ट्याक्स लगाउनु त कमर्सियलाइजेसन गर्नु पऱ्यो, भ्यालु एडिसन हुने गरिकन कृषि प्रणालीको विकास गर्नु पऱ्यो, भनेपछि एग्रिकल्चरलाई ट्याक्सको दायरामा ल्याउनका लागि अब किसानलाई दुध उत्पादन गरेर सिधै दुध चाहिँ 20 रुपियाँ 25 रुपियाँ लिटर चाहिँ ब्रोकरलाई बेच्ने नभइकन किसानहरूको समूहले गाउँमा डेरी स्थापना गरेर त्यो दुधलाई पाउडर बनाउन सक्ने, दुधबाट चिज बनाउन सक्ने गरेर भ्यालु एडिसन गरेर अनि उनीहरूले चाहिँ मार्केटमा लाने गर्यो भने त्यो चाहिँ के भयो भन्दा कमर्सियलाइजेसन भयो, अब त्यहाँ डेरीबाट चाहिँ हामीले ट्याक्स लिन सक्छौँ होला होइन, यसरी यो दायरा विभिन्न क्षेत्रबाट लिनु पर्यो, एग्रिकल्चरबाट लिनु पर्यो, अब तपाईँले चाहिँ हामीले गर्ने सानो स्मल बिजनेसेसहरूबाट लिनु पर्यो, व्यक्तिको इन्कमबाट इन्कम ट्याक्स लिनु पर्यो होला होइन, यसरी भेरियस सेक्टरबाट सकेसम्म धेरै एरियाबाट स्मल रेटमा सानो दरमा लियो भने हामीले धेरै रिसोर्स लिन सक्छौँ र तर त्यो लिँदाखेरि चाहिँ इलिजिबल हुनु पर्यो, वैधानिक ढङ्गले मात्रै लिनु पर्यो, न्यायोचित ढङ्गले कानुनसम्मत ढङ्गले मात्रै लिनु पर्यो, त्यसलाई चाहिँ हामी इफेक्टिभ पिएफएम भनेर भन्न सक्छौँ। त्यसपछि गएर ढोकालाई त्यसपछि गएर ट्रान्सप्यारेन्सी र अकाउन्टेबिलिटी चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ इफेक्टिभ पिएफएमका लागि, यो पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट गर्दा चाहे रिसोर्स डिटर्मिनेसन गर्दा होस् वा रिसोर्स चाहिँ के अरे कलेक्सन गर्दा होस् वा एलोकेसन वा एक्जिक्युसन जे गर्दा भए पनि, स्रोतको पहिचान गर्दा, स्रोतको सङ्कलन गर्दा, विनियोजन गर्दा, खर्च गर्दा, सबैमा पारदर्शी कार्यशैली अवलम्बन गर्नुपर्छ र यो उत्तरदायित्वका औजारहरूको प्रयोग गरिएको हुनुपर्छ, त्यस्तो पिएफएमलाई मात्रै इफेक्टिभ पिएफएम भनेर भनिन्छ। अर्को चाहिँ यो पिपुलहरूले, आम जनताहरूले सार्वजनिक वित्त व्यवस्थापन वा वित्तीय व्यवस्थापन सम्बन्धी सूचनाहरूमा सहज पहुँचको सुनिश्चितता गरिएको हुनुपर्छ। त्यो सहज पहुँच भनेको के हो त भन्दा, जस्तो तपाईँ गाउँमा एउटा बाटो बन्दैछ भने त्यो बाटोमा एलोकेट भएको पैसा कति हो, ठेकदार को हो, कति किलोमिटर बाटो बन्ने हो, अलाइनमेन्ट कुन पोइन्टदेखि कहाँसम्म पुग्ने हो, त्यसको वाइड कति हुने हो होइन, अनि त्यसपछि गएर त्यसको अवधि कति हो, कहिलेसम्ममा त्यो सम्पन्न हुने हो, अनि त्यसमा संलग्न उपभोक्ता समिति होला छ भने त्यसको अध्यक्ष को हो, यी सारा कुरा चाहिँ सार्वजनिकीकरण गरियो अथवा त्यो माटोमै बोर्ड राखेर अहिले चाहिँ आयोजना बोर्डहरू राख्ने चलन छ नि, त्यसले चाहिँ के हुन्छ भन्दा पिपुलको एक्सेस टु इन्फर्मेसन चाहिँ इजी हुन्छ। त्यो एक्सेस टु इन्फर्मेसनले गर्दाखेरि के गरिदिन्छ त भन्दाखेरि जनताले सम्बन्धित अधिकारीलाई क्वेसन गर्ने हैसियत राख्छ, जसले गर्दा उत्तरदायित्व कायम गर्न र स्रोतको अर्थपूर्ण प्राथमिकता प्राप्त क्षेत्रमा मितव्ययी कुशल ढङ्गले प्रयोग गर्न सम्भव हुन्छ। त्यसैले यो गुड पिएसएम इफेक्टिभ पिएसएम हुनका लागि चाहिँ देयर सुड बी इजी एक्सेस टु द पिपुल इन द प्रोसेस अफ एक्जिक्युटिङ बजेट ओर इम्प्लिमेन्टिङ द एक्सपेन्डिचर सिस्टम, त्यो पनि हुनु पर्यो। अर्को चाहिँ यो सेवा वा वस्तुको प्रोक्युरमेन्ट हुन्छ नि, यसको प्राप्त यसको खरिद प्रक्रिया चाहिँ के हुनु पर्यो त भन्दा व्यवस्थित पारदर्शी र कानुन सम्मत हुनु पर्यो। हामीले कुनै वस्तु वा सेवा खरिद गर्छौँ भने त्यो भनेको के हो त भन्दा वस्तु सेवा खरिद भनेको अघि मैले टेन्डर भने ठेकदारको भने ठेकदार छनौटको प्रक्रियामा चाहिँ साधन खरिद ऐनले प्रक्रिया तोकेको छ त्यो पालना गरेर गरेको हुनुपर्छ। त्यो प्रक्रिया खरिद गर्ने संस्था र अधिकारीलाई मात्रै थाहा हुनु भएन, त्यो चाहिँ पारदर्शी हुनु पर्यो। आम सरकार राख्ने मानिसहरूले पनि थाहा पाउनु पर्यो कसरी ठेकदार छानिन्छ वा कसरी ठेक्का लाग्छ वा सरकारले कुनै सामान किन्छ भने त्यो कसरी किन्छ, त्यो ट्रान्सप्यारेन्ट हुनुपर्छ। त्यो वस्तु वा सेवा खरिदको प्रक्रिया चाहिँ पारदर्शी हुनु पर्यो अनि त्यस र कानुनले निर्देशित गरेको हुनु पर्यो। अर्को चाहिँ यो अडिटिङ र रिपोर्टिङ सिस्टम, हामीले जुन अकाउन्टिङ पनि व्यवस्थित हुनु पर्यो र त्यो अकाउन्टिङ अकाउन्टको चाहिँ अडिट गर्ने प्रणाली चाहिँ के हुनु पर्यो भन्दाखेरि यो पब्लिकल्ली अभाइलेबल इन्फर्मेसनका आधारमा भनेको सार्वजनिक रूपमै खुल्ला रूपमा सूचना प्राप्त गर्न सकिने गरी भनेको यो के अरे अडिट गर्दाखेरि अडिटको रिजल्ट के छ अनि त्यसपछि गएर त्यसमा कहाँ कति एनामोलिजहरू वा चाहिँ यो के भन्छ बेरुजु अथवा अनियमित खर्च कमजोरी के देखिएका छन् यो कुराहरू बाहिर सार्वजनिक आउने गरिकन अडिट चाहिँ हुनुपर्छ पारदर्शी ढङ्गले र त्यसको रिपोर्ट पारदर्शी हुनुपर्छ भनेर भनिन्छ। र अर्को अन्तिम एउटा चाहिँ यो रिसोर्सेस आर युज इन द वे द्याट प्रोभाइड म्याक्सिमम भ्यालु फर मनी, सार्वजनिक वित्तीय व्यवस्थापनले सार्वजनिक स्रोतको प्रयोग चाहिँ यसरी गर्नुपर्छ ताकि सार्वजनिक मुद्राको सार्वजनिक कोषको सार्वजनिक स्रोतको अधिकतम मूल्य प्राप्त होस्, अधिकतम लाभ प्राप्त हुन सक्ने गरी मिनिमम इनपुटमा म्याक्सिमम लाभ पाउने गरी अनि लार्ज सेगमेन्ट अफ पपुलेसनले लाभ पाउने गरी र त्यो लाभ चाहिँ सस्टेनेबल हुने गरी यसको खर्च गरिएको हुन्छ। सो यसरी स्रोतको व्यवस्थापन गरियो भने मात्रै त्यस्तो पिएफएम सिस्टम पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट सिस्टमलाई चाहिँ इफेक्टिभ पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट सिस्टम भनेर भनिन्छ। देन अलिकति जोडौँ अब यति बुझिसकेपछि देन वाट इज सोसल अकाउन्टेबिलिटी। अब यो सोसल अकाउन्टेबिलिटी भनेको त के हो भनेदेखि सार्वजनिक वित्त सार्वजनिक वित्तको प्रयोग गरिरहँदा अथवा सार्वजनिक वित्तीय व्यवस्थापनले आफ्नो काम गरिरहँदाखेरि चाहिँ नागरिक नागरिक समाज अनि त्यसपछि त्यसबाट प्रभावित हुने व्यक्ति समूह समुदाय र समाजप्रति उत्तरदायी हुने गरिकन गर्नुलाई चाहिँ सार्वजनिक वित्तीय व्यवस्थापनमा सामाजिक उत्तरदायित्व भनेर भनिन्छ। सामाजिक उत्तरदायित्वलाई मात्रै डिफाइन गर्दाखेरि चाहिँ यो के हो त भन्दाखेरि सार्वजनिक स्रोत र शक्तिको प्रयोग गर्ने सार्वजनिक अधिकारीले आफूले त्यस्तो स्रोत र शक्तिको प्रयोग गरेर गरेका क्रियाकलाप वा निर्णय वा काम कारवाहीका सम्बन्धमा समाज र सरोकारवाला नागरिकहरूप्रति जवाब दिनुपर्ने दायित्व नै सामाजिक उत्तरदायित्व हो। त्यसैले सार्वजनिक स्रोत प्रयोग गरिरहँदाखेरि त्यो स्रोतको पनि स्रोत समाज वा नागरिक भएको कारणले गर्दाखेरि समाजप्रति उत्तरदायी हुने गरिकन समाजलाई जवाब दिनुपर्ने गरिकन र समाजका प्रश्नहरू नागरिक समाज इन्डिभिजुअल व्यक्ति त्यसबाट प्रभावित हुने कन्ज्युमर होइन अधिकार कर्मी मिडिया यिनीहरूले सोध्ने प्रश्नहरू यिनीहरूले राख्ने जिज्ञासाहरू यिनीहरूले गर्ने आलोचनाहरूको चित्तबुझ्दो जवाब दिने गरिकन प्रक्रियालाई प्रयोग गरेर विधिलाई प्रयोग गरेर वा विशिष्ट संयन्त्रहरूलाई प्रयोग गरेर चाहिँ सार्वजनिक स्रोतको व्यवस्थापन गरिनुपर्छ सार्वजनिक वित्तको व्यवस्थापन गरिनुपर्छ। त्यसरी गर्ने पद्धतिलाई चाहिँ सार्वजनिक वित्तीय व्यवस्थापनमा सामाजिक उत्तरदायित्व अथवा सामाजिक उत्तरदायित्व कायम गर्ने भनेर भनिन्छ। सामाजिक उत्तरदायित्व सार्वजनिक स्रोतको सार्वजनिक वित्तको प्रयोग गर्दा सामाजिक उत्तरदायित्व कायम गर्ने दुईटा आयाम हुन्छन्। कसरी गर्न सकिन्छ भन्नेमा एउटा डिमान्ड साइड डाइमेन्सन हुन्छ भने अर्को सप्लाई साइड डाइमेन्सन। डिमान्ड साइड डाइमेन्सन भनेको चाहिँ के हो त भन्दा समाज, जनता, नागरिक समाज, मिडिया, सरकारवाला, उपभोक्ता यिनीहरूले गरेर यिनीहरूलाई संलग्न गराएर चाहिँ सार्वजनिक वित्त व्यवस्थापनलाई उत्तरदायी बनाइन्छ भने त्यसलाई डिमान्ड साइड डाइमेन्सन अफ पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट अकाउन्टेबिलिटी भनेर भनिन्छ, अथवा सार्वजनिक वित्त व्यवस्थापनमा उत्तरदायित्व कायम गराउने माग पक्षका विधिहरू भनेर भनिन्छ, डिमान्ड साइड मेथड भनेर भनिन्छ। त्यसमा चाहिँ जस्तो के पर्छ त डिमान्ड साइडमा र सप्लाई साइडमा के पर्छ त भनेर, कसरी डिमान्ड साइडले त्यसलाई चाहिँ सार्वजनिक वित्तीय व्यवस्थापनलाई उत्तरदायी बनाउन सक्छ भन्नेमा अहिले म थुप्रो टुलहरूको कुराहरू छ तपाईँहरूको जातमा अहिले क्वेसन आउँदाखेरि एकदम सजिलो आइरहेको हुन्छ, तर तपाईँहरू नबुझेर के लेख्नुहुन्छ। सार्वजनिक वित्तीय व्यवस्थापनमा सामाजिक उत्तरदायित्व कायम गर्ने विधिहरू लेख्नुहोस्, औजारहरू लेख्नुहोस् भन्यो भने टक्क त्यो एकदमै वेल डिफाइन्ड स्पेसिफिक इन्स्ट्रुमेन्टहरू हुन्छन्, ती इन्स्ट्रुमेन्टको नाम लेख्नुपर्ने हुन्छ र तपाईँहरूले के लेख्नुहुन्छ यदि राम्रोसँग बुझ्नु भएन भने। त्यसैले एउटा डिमान्ड साइडबाट कसरी सार्वजनिक वित्तीय व्यवस्थापनलाई उत्तरदायी बनाउने भन्ने हुन्छ, त्यो चाहिँ तपाईँलाई सम्झिनुहोस्, जनतालाई, समाजलाई सम्झिनुहोस्, डिमान्ड साइडमा मिडियालाई सम्झिनुहोस्, उपभोक्तालाई सम्झिनुहोस्, अनि यो अधिकार कर्मीलाई सम्झिनुहोस्, उनीहरूले कसरी सरकारलाई झकझक्याएर, सचेत गराएर, अङ्कुश लगाएर, दबाब दिएर उत्तरदायी बनाउँछन् त स्रोतको प्रयोग गर्ने सन्दर्भमा भन्ने कुरा चाहिँ डिमान्ड साइड हो भने, सप्लाई साइड भनेको चाहिँ सरकार आफैले के मेजरहरू प्रयोग गर्छ त, अथवा सार्वजनिक वित्तलाई व्यवस्थापन गर्ने निकाय संस्थाका कार्यालयहरूले चाहिँ कस्ता कस्ता औजार विधि तौर तरिका प्रयोग गरेर आफू उत्तरदायी हुन खोज्छन् त भन्ने गरेर यो दुई किसिमको एउटा डिमान्ड साइड अर्को चाहिँ सप्लाई साइड दुईटा हुन्छन्। अब हाउ डु यु मेन्टेन सोसल अकाउन्टेबिलिटी, पब्लिक अकाउन्टेबिलिटी इन म्यानेजिङ पब्लिक फाइनान्स भन्दाखेरि सार्वजनिक वित्तको व्यवस्थापन गर्दाखेरि कसरी तपाईँले त्यो सामाजिक उत्तरदायित्व, सार्वजनिक उत्तरदायित्व कायम गर्नुहुन्छ भन्दा अघिको डिमान्ड साइड र सप्लाई साइडका टुलहरू एकछिनलाई हेऱ्यो भने तपाईँ क्लियर भइहाल्नुहुन्छ। यो मेजर्स अथवा टुल्स फर डिमान्ड साइड सोसल अकाउन्टेबिलिटी, यो माग पक्षको, जनताको पक्षको, समाजको पक्षको सार्वजनिक वित्तीय व्यवस्थापनलाई उत्तरदायी बनाउने औजारहरू के हुन्छ भन्दा, एउटा मेजर त तपाईँले फोर्थ पेपरतिर पनि पढ्नुभयो होला, सोसल अडिट, सामाजिक लेखा परीक्षण। सामाजिक लेखा परीक्षण भनेको के हो त भन्दा, हाउ दि पब्लिक स्पेन्डिङ हेज मेड इम्प्याक्ट अन डिफरेन्ट डाइमेन्सन अफ सोसाइटी, र त्यसको अडिट चाहिँ इन द इन्भल्भमेन्ट अफ सोसल स्टेक होल्डर, कन्सर्न स्टेक होल्डर, उनीहरूकै संलग्नतामा समाजका विभिन्न पक्षहरूलाई सार्वजनिक खर्चले, सार्वजनिक स्रोत परिचालनले, सार्वजनिक नीतिले, सरकारका निर्णयले, सरकारका आयोजना कार्यक्रमले कस्तो प्रभाव पारेको छ। यो सोसल अडिट चाहिँ मेबी प्रोजेक्ट स्पेसिफिक, मेबी पोलिसी स्पेसिफिक, मेबी प्रोग्राम स्पेसिफिक, मेबी बजेट स्पेसिफिक, जेको पनि सोसल अडिट हुनसक्छ, बजेटको सामाजिक उत्तरदायित्व अथवा सामाजिक लेखा परीक्षण हुनसक्छ, वा कुनै आयोजनाको सामाजिक लेखा परीक्षण हुनसक्छ, कुनै नीतिको सामाजिक लेखा परीक्षण हुनसक्छ। तर सामाजिक लेखा परीक्षणले के हेर्छ त भन्दा, अब त्यो सोसल अडिटले चाहिँ के हेर्छ भने, वाज द्याट प्रोग्राम पोलिसी ओर डिसिजन ओर एक्सन ओर बजेट इन्क्लुसिभ वान, महिला, दलित, जनजाति आदिलाई कस्तो प्रभाव पार्यो त्यसले भनेर हेरिन्छ, होइन त्यो समावेशी थियो कि थिएन, वाज द्याट सोसल्ली इक्विटेबल, त्यो समतामूलक थियो कि थिएन, होइन, अनि त्यसपछि डिड द्याट हेल्प टु क्रिएट ए काइन्ड अफ हार्मोनी एन्ड गुड रिलेसन अमङ डिफरेन्ट सोसल एक्टर्स इन द सोसाइटी ओर कम्युनिटी इन द सोसाइटी, समाजमा भएका विभिन्न वर्ग समुदायहरूका बिचमा असल सम्बन्ध कायम गर्न त्यसले मद्दत गर्यो कि, वा त्यसलाई ब्रेक गर्न, ब्रिचिङ गर्न मद्दत गर्यो, द्वन्द सिर्जना मद्दत गर्न मद्दत गर्यो भनेर हेरिन्छ। मेबी इट इज लिटल ब्रोडर बट इट इज अल्सो ए पार्ट अफ सोसल अडिट, वाज द्याट इन्भाइरोमेन्टल्ली एप्रोप्रिएट, अब सामाजिक लेखा परीक्षण समाजमा मानिस अस्तित्वमा रहनका लागि र स्वस्थ जीवन जिउनका लागि त्यो वातावरणीय दृष्टिकोणले उपयुक्त थियो कि थिएन भन्नेसम्मका कुरा चाहिँ सोसल अडिटले हेर्छ। सो सोसलाइज इज ए काइन्ड अफ ब्रोडर टर्म, कहिले काहीँ स्पेसिफिक लिङ्गको कुरा, इन्क्लुजनको कुरा, जातीय कुरा अथवा चाहिँ पहिचानको कुरा वा संस्कृतिको कुरा हुनसक्छ, धर्म धार्मिक मूल्य मान्यताको कुरा हुनसक्छ, त्यो कुरालाई मात्रै हेर्ने गरिकन पनि हुनसक्छ, तर सोसल अडि ब्रोडर भयो बाई डेफिनेसन बुझ्दा चाहिँ, तर प्रोग्राम स्पेसिफिक हुँदा एउटा कम्पोनेन्ट हेर्ने गरिकन पनि सोसल अडिट हुनसक्छ। बट यो चाहिँ पिपुलकै समाजकै इनिसिएसनमा र उनीहरूकै इन्भल्भमेन्टमा हुने भएकोले डिमान्ड साइड भयो। अर्को चाहिँ सर्भिस डेलिभरी स्कोर कार्ड, तपाईँले सेवा प्रवाह गर्दाखेरि आज कति सेवा दिएँ, कतिजनालाई दिएँ, त्यसमा को को व्यक्तिले पाए, कुन उमेर समूहका, कुन लिङ्गका, कुन जातिका, कुन क्षेत्रका, अनि त्यसपछि उनीहरूको लेभल अफ सेटिस्फ्याक्सन कस्तो रह्यो, उनीहरूले कस्तो रेस्पोन्स दिए भन्ने हिसाबले सर्भिस डेलिभरीको स्कोर कार्ड मेन्टेन गर्ने गरेर पनि हामी के गर्छौँ, त्यो चाहिँ सोसल अकाउन्टेबिलिटी कायम गर्छौँ, र रिसोर्सको पब्लिक फाइनेन्सको युज भएको छ कि मिसयुज भएको छ भन्ने त्यसलाई हेरेर पहिचान गर्न सकिन्छ। पब्लिक हियरिङ तपाईँ सबैले सुन्नुभएको छ, सार्वजनिक सुनवाई, यो चाहिँ सामाजिक उत्तरदायित्वको सबैभन्दा इफेक्टिभ र बढी प्रयोग हुने टुल हो। अनि अर्को चाहिँ प्रोजेक्ट इम्प्लिमेन्टेसन इन्फर्मेसन बोर्ड, अघि मैले भने नि यो सडक कति किलोमिटर कहिले सक्ने, पो ठेकदारको उपभोक्ता समिति होइन, कति वाइडको बनाउने, कति पैसा हो, यसरी चाहिँ त्यो प्रोजेक्ट इम्प्लिमेन्टेसन इन्फर्मेसन बोर्डले पनि डिमान्ड साइडबाट अकाउन्टेबिलिटी कायम गर्नलाई मद्दत राख्छ। अर्को चाहिँ पार्टिसिपेटरी प्लानिङ एन्ड बजेटरी सिस्टम पिपिबिएस भन्छ, यो चाहिँ सहभागितामूलक योजना तथा बजेट प्रणालीको प्रयोगले पनि जनतालाई, सरकारवालालाई, समाजका कम्पोनेन्टलाई सहभागी गराउँछ र उत्तरदायित्व मेन्टेन गर्छ पब्लिक फाइनेन्सियल म्यानेजमेन्टमा। पब्लिक एक्सपेन्डिचर ट्र्याकिङ सिस्टम पेप्स भन्ने हुन्छ, पिइटिएस, पब्लिक एक्सपेन्डिचर ट्र्याकिङ सिस्टम, सार्वजनिक खर्चमा योलाई ट्र्याक गर्ने प्रणाली छ, हो यो चाहिँ कहाँ कहाँ कसले कति खर्च कति नतिजा लिएर कसरी गर्यो भन्ने कुरा हेर्न सक्ने अनलाइन सिस्टम अथवा यो विशिष्टीकृत सिस्टम छ भने त्यसलाई पेज भनेर भनिन्छ। अर्को सिटिजन फोरम, नागरिक मञ्चहरू गठन हुनसक्छ अनि तिनीहरूले चाहिँ सार्वजनिक खर्चको बारेमा निगरानी गर्ने, सचेतना जगाउने, अनि त्यहाँका एनामोलिजहरू, विकृतिहरूलाई बाहिर ल्याउने आदि इत्यादि गर्न सक्छ, वा सरकारसँग त्यसमा चाहिँ सहकार्य गर्ने पनि हुनसक्छ। सिटिजन जुरी, नागरिक अदालत हुनसक्छ, सिटिजन सेटिस्फ्याक्सन सर्वे, नागरिक सन्तुष्टि सर्वेक्षण गर्न सकिन्छ, त्यस्तै गरिकन यो पब्लिक ओपिनियन पोल्सहरू राख्न सकिन्छ, नागरिक मत सङ्कलन गर्ने पोलहरू राख्न सकिन्छ। कस्टमर इभ्यालुएसन, उपभोक्तालाई नै त्यो खर्चको कार्यक्रमको सेवाको प्रभावकारिताको मूल्याङ्कन गर्ने जिम्मा दिन सकिन्छ। सिभिक सर्भिलेन्स, नागरिकहरूले निगरानी गर्न सक्छन्, आफैले अनुगमन मूल्याङ्कन सुपरिवेक्षण गर्न सक्छन्। थर्ड पार्टी मोनिटरिङ पनि हुनसक्छ, तेस्रो पक्षलाई, उपभोक्तालाई पनि समावेश गराउने होइन, सरकार पनि समावेश हुने होइन, तर त्योभन्दा बाहिर कुनै निष्पक्ष थर्ड पार्टीलाई राखेर मोनिटरिङ गर्न सकिन्छ। मिडिया मोबिलाइजेसन, आम सञ्चार जगतको परिचालन गरेर डिमान्ड साइड अकाउन्टेबिलिटी कायम गर्न सकिन्छ। यस्ता किसिमका टुलहरू प्रयोग हुन्छन्, यी टुलहरू चाहिँ तपाईँहरूले ख्याल गर्नुपर्छ। तपाईँले पारदर्शितामा लेख्दा पनि यही लेख्ने हो, अनि त्यसपछि डिसिप्लिन, मेन्टेनिङ डिसिप्लिन इन पब्लिक रिसोर्स एक्सपेन्डिचर भने पनि यही लेख्ने हो, उत्तरदायित्वमा पनि यही लेख्ने हो, अरू खाले उत्तरदायित्वमा पनि यो मिल्छ, सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी, जनमुखी बनाउने भन्ने धेरै आउँछ, कसरी बनाउने भन्दा पनि यिनै टुलहरू लेख्ने हो। पब्लिक फाइनेन्सियल म्यानेजमेन्टलाई कसरी सोसल्ली अकाउन्टेबल बनाउने भन्दा पनि यिनै, यो डिमान्ड साइड टुलहरू। सप्लाई साइड टुलमा चाहिँ के हुन्छ त, अब सरकार, सरकारी निकाय, कार्यालय, कर्मचारीको तर्फबाट चाहिँ के गरेर सार्वजनिक उत्तरदायित्व कायम गर्न सकिन्छ त सार्वजनिक वित्तीय व्यवस्थापन हो भन्दा, सबभन्दा पहिला चाहिँ फर्मलाइज बजेटरी प्रोसेस भन्छ, औपचारिक बजेट निर्माणको अथवा बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया, यो चाहिँ तपाईँले बजेट बनाउँदाखेरि विभिन्न विधिहरू हुन्छ नि, राष्ट्रिय योजना आयोगले मार्गदर्शन र सीमा दिन्छ, त्यो सीमाभित्र रहेर बनाउनु पनि उत्तरदायी ढङ्गले बनाउनु हो, त्यसपछि गएर बजेट बनाउँदाखेरि चाहिँ त्यो लाइन आइटम क्लासिफिकेसनको फर्म्याटभित्र रहेर बनाउनु, सरकारवालासँग छलफल गर्नु, सहभागितामूलक शैली अवलम्बन गर्नु, यो सबै के हो त भन्दा औपचारिक बजेट तर्जुमा प्रक्रिया, बजेट निर्माण कार्यान्वयन प्रक्रिया, यसले उत्तरदायी बनाउन मद्दत गर्छ। अनि अर्को चाहिँ मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क, अब सरकारको चाहिँ एमटिइएफ हुन्छ, यो सङ्घीय प्रादेशिक स्थानीय सरकारहरूले पालना गर्नुपर्ने, त्यो मिडियम टर्मले पनि कन्ट्रोल गर्छ फाइनेन्सियल म्यानेजमेन्टलाई, रेगुले के भन्छ, नियन्त्रण गर्छ, र त्यो सीमाभित्र मात्रै खर्च गर्ने, प्राथमिकता प्राप्त क्षेत्रमा मात्रै खर्च गर्ने, आयोजनाहरूको संख्यामा कटौती गर्ने र तीन तहको खर्चको पद्धतिमा एकरूपता कायम गर्ने, खर्चलाई अथवा बजेटलाई चाहिँ योजना आयोजना कार्यक्रमसँग सङ्गति कायम गर्ने, नीतिसँग सङ्गति कायम गर्ने सबै काम एमटिएफले गर्छ, जसले गर्दा उत्तरदायी ढङ्गले वित्तीय व्यवस्थापन हुन सक्छ। अर्को चाहिँ मिडियम टर्म फिस्कल फ्रेमवर्क भन्ने पनि हुन्छ एमटिएफएफ। एमटिएफले चाहिँ सिम्पल के गर्छ भनेदेखि खर्चलाई मात्रै व्यवस्थित गर्ने र खर्चको अनुमान गर्ने, तिन वर्ष त्रिवर्षीय खर्च अनुमान र त्यो सीमाभित्र खर्च कायम गराउने र प्राथमिकीकरण गर्ने खर्च गर्ने आयोजनाहरूको र प्राथमिकता प्राप्त आयोजनामा स्रोतको सुनिश्चितता गर्ने र खर्चमा अनुशासन कायम गर्ने काम। यो खर्च खर्च खर्चसँग सम्बन्धित मात्रै स्रोत कहाँबाट आउँछ भन्ने त्यसले मतलब गर्दैन भने मिडियम टर्म फिस्कल फ्रेमवर्क भनेको चाहिँ ब्रोडर हो, यसले चाहिँ आम बजेटको आमदानीको कुरा पनि गर्छ, खर्चको कुरा पनि गर्छ। आमदानी कसरी जुटाउने, त्यो आमदानी जुटाइरहँदा उत्तरदायी ढङ्गले मित्रदेही ढङ्गले कसरी जुटाउने, त्यसको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने दुईटै कुरा। अझै ब्रोडर एमटिइएफ भन्दा एमटिएफएफ भनेको चाहिँ ब्रोडर हो, खर्च र आमदानी दुइटैलाई समेट्छ यसले, त्यसैले मिडियम टर्म फिस्कल फ्रेमवर्क पनि हुनसक्छ। अर्को इन्टिग्रेटेड फाइनेन्सियल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम आई फेमिस, हाम्रो अहिले फेमिस एफएमआइएस भनेर हामीले प्रयोग गरिराखेका छौँ, अब अहिले आइएफएमआइएस भनेको चाहिँ इन्टिग्रेटेड भनेको स्थानीयको, प्रदेशको, सङ्घको र सबै सेक्टरको एकीकृत गर्ने भएकोले इन्टिग्रेटेड फाइनेन्सियल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणाली। अब यसले चाहिँ के गर्छ भने प्रत्येक दिनको खर्चको सूचना चाहिँ इन्टिग्रेटेड ढङ्गमा लिएर आउँछ, अथवा त्यो तथ्याङ्कहरू जेनेरेट गर्छ, रियल टाइम डेटाहरू जेनेरेट गर्छ। यो सरकारले प्रयोग गर्ने अकाउन्टेबिलिटीको टुल हो भने बजेट क्लासिफिकेसन सिस्टम, बजेटको वर्गीकरण प्रणाली, पुँजीगत र चालु, विकास र कार्यक्रम खर्च र विकास खर्च, होइन यसरी कार्यक्रम खर्च, विकास, साधारण खर्च, विकास खर्च, यी विभिन्न क्लासिक अनि लाइन आइटम क्लासिफिकेसन, जिरो बजेटिङ सिस्टम अथवा प्रोग्राम बजेटिङ सिस्टम, यो क्लासिफिकेसनका विभिन्न तरिकाहरू हुन्छन्। यो क्लासिफिकेसन सिस्टमले पनि जुन लाइन आइटममा अथवा जुन शीर्षकमा बजेट एलोकेट भएको छ त्यही शीर्षकमा खर्च हुनुपर्छ, त्योभन्दा बाहिर गएर खर्च गर्न सकिन्न, र त्यो खर्चको प्रक्रियालाई पारदर्शी बनाएर पछि अडिटिङ गर्दा र रिपोर्टिङ गर्दा त्यो शीर्षक वाइज प्रगति, शीर्षक वाइज कमजोरी, शीर्षक वाइज बेरुजु आदि कुराहरू आउने हुँदाखेरि चाहिँ के हुन्छ, त्यसले उत्तरदायी ढङ्गले वित्तीय व्यवस्थापन गर्न मद्दत गर्छ भने प्रोग्रेस रिपोर्ट डिसिमिनेसन, अब सरकारको वित्तीय स्रोतको सङ्कलनको अवस्था, खर्चको अवस्था, त्यसको प्रगति कमजोरीको मूल्याङ्कन गरेर प्रगति प्रतिवेदन सार्वजनिकीकरण गर्ने चलन छ, त्यो पनि के हो भन्दाखेरि सप्लाई साइड अकाउन्टेबिलिटी कायम गर्ने औजार हो, टुल हो। अर्को चाहिँ के हो भनेदेखि लेजिस्लेटिभ स्ट्रेन्थनिङ भन्छ, यो कानुनी मजबुतीकरण वा नियमनको प्रक्रियालाई, नियन्त्रणको प्रक्रियालाई प्रभावकारी बनाउनु पनि भनेको हाम्रा विभिन्न निकाय छन् होइन, यो लेखा नियन्त्रण र चाहिँ यो के भन्छ महालेखा परीक्षण, यी विधिहरू जुन र निकायहरू, परीक्षकको कार्यालय, नियन्त्रकको कार्यालय, यी मेकानिजमहरूले हेर्ने र त्यसपछि नियमन गर्ने कुरा, र अर्को रिसोर्सलाई चुहावट अनि अनियमितता, भ्रष्टाचार हुन नदिन काम गर्ने संस्थाहरू पनि छन्, राजस्व चुहावट नियन्त्रण केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका यस्ता जुन निकायहरू छन् तिनीहरू मार्फत चाहिँ लेजिस्लेटिभ र रेगुलेटरी काम र त्यसलाई हेर्नलाई लेजिस्लेटिभ स्ट्रेन्थनिङ भनेको चाहिँ त्यसलाई त्यो कुनै केसको रूपमा गयो भने अदालती प्रक्रिया, न्यायिक प्रणाली यो सक्षम भयो भने पनि उत्तरदायित्व कायम गर्न सकिन्छ, होइन भने गैर उत्तरदायी ढङ्गले गरेको खर्चलाई न्यायालयले कुनै मुद्दा पर्दाखेरि चाहिँ अनुमोदन गरिदियो भने करप्सनलाई, मिसयुजलाई चाहिँ अनुमोदन गरिदियो भने फेरि चाहिँ के हुन्छ त भन्दा सार्वजनिक उत्तरदायित्व कायम गर्न सकिन्न। जस्तो उदाहरणका लागि हामी कहाँ विभिन्न चर्चा भएका ठुल्ठुला केसहरू छन् नि, यो चाहिँ एनसेलको कर प्रकरण होइन, सर्वोच्च अदालतकै एउटा डेस्कले फैसला गरेर कर नलिनु, छुट दिनु भनेर भनिदियो भनेपछि त्यो यदि त्यही निर्णय नै कार्यान्वयन भइराखेको भएदेखि के हुन्थ्यो त भन्दाखेरि सरकारका अन्य मेकानिजमले उत्तरदायी ढङ्गले खर्च गर्न खोजे अथवा त्यो सार्वजनिक वित्तीय व्यवस्थापन गर्न खोजे तर चाहिँ न्यायालय कमसल भइदियो भने अब चाहिँ उत्तरदायी नहुने भयो, तर पछि फेरि त्यसको रिभ्यू भएर कर उठाउनु लिनु कर बुझाउनु भन्ने आदेश भयो। अनि त्यसरी स्ट्रङ जुडिसियरी भयो भने चाहिँ के हुन्छ, यो सार्वजनिक उत्तरदायित्व कायम गर्न सम्भव हुन्छ, विशेष गरी यो सप्लाई साइडको तर्फबाट सार्वजनिक उत्तरदायित्व कायम हुन्छ। त्यसरी लेजिस्लेटिभ स्ट्रेन्थनिङ, अदालत न्याय प्रणालीको पनि सक्षमीकरण सशक्तिकरण गर्न जरुरी हुन्छ। जेन्डर रेस्पोन्सिभ बजेटिङ, सरकारले बजेट बनाउँदाखेरि चाहिँ यो लैङ्गिक उत्तरदायी बजेट बनाउनु पर्यो। अनि त्यस्तै गरिकन इन्क्लुसिभ एन्ड इक्विटेबल बजेट भन्छ, समावेशी र समतामूलक बजेटको कार्यान्वयन गर्नु पर्यो। सूचना प्रणालीको सूचना सञ्चार प्रविधिको प्रयोग गर्नु पर्यो बढीभन्दा बढी, जस्तो ई बजेटिङ, ई टेन्डरिङ, होइन ई रिपोर्टिङ सिस्टम, अनलाइन सिस्टम गर्ने गर्यो भने पनि सरकार चाहिँ सार्वजनिक वित्तीय व्यवस्थापनमा बढी उत्तरदायी हुन सक्छ। यसरी यिनीहरू चाहिँ औजारहरू, टुलहरू भए, तपाईँहरूले यो यसलाई चाहिँ कण्ठ नभनौँ याद गर्नु होला, मैले ह्यान्डआउट्समा दिएको हुन्छु। यी टुलहरू चाहिँ जेमा पनि प्रयोग गर्न मिल्छ, पारदर्शिताको कुरा आयो भने यही हो, उत्तरदायित्वको कुरा आयो भने यही हो, खर्चको मितकै प्रयोगको कुरा आयो भने यही हो, सरकारलाई सेवा प्रवाहलाई जनमुखी बनाउने कसरी भन्यो भने पनि यिनै टुलहरू लेख्नुपर्ने हुन्छ। यी यस्ता औजारहरूको प्रयोग गरेर माग पक्षबाट र आपूर्ति पक्षबाट सार्वजनिक वित्त व्यवस्थापनको क्रममा सामाजिक उत्तरदायित्व कायम गर्न सकिन्छ। देन वाइ डु वी टक अबाउट सोसल अकाउन्टेबिलिटी अफ पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट? सार्वजनिक वित्तीय व्यवस्थापनको वा वित्तीय व्यवस्थापनको सामाजिक उत्तरदायित्वको कुरा हामी किन गर्छौँ भन्दाखेरि चाहिँ सरकारसँग जहिले पनि सीमित स्रोत हुन्छ, त्यो सीमित स्रोतको कुशल र मितव्य प्रयोग गर्न सकियो भने मात्रै सरकारले परिलक्षित गरेका लक्ष्य उद्देश्य हासिल हुन सक्छ। त्यसैले सीमित स्रोतको लक्ष्य प्राप्तिको दिशामा सही सदुपयोग गर्नका लागि यो सार्वजनिक उत्तरदायित्व, सामाजिक उत्तरदायित्व जरुरी पर्छ स्रोत व्यवस्थापनमा अथवा वित्तीय व्यवस्थापनमा। अर्को चाहिँ त्यस्तो सार्वजनिक वित्त, सीमित सार्वजनिक स्रोतको कुशल र मितव्य प्रयोग थोरै लागतमा बढी नतिजा ल्याउनका लागि पनि जरुरी हुन्छ। अर्को सार्वजनिक वित्तीय व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउनका बनाएर सरकार चाहिँ अकाउन्टेबल गभर्मेन्ट, ट्रान्सपेरेन्ट गभर्मेन्टको प्रिन्सिपल, जुन सुशासनको प्रिन्सिपल कार्यान्वयन गर्न पनि सोसल अकाउन्टेबिलिटी अफ पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट जरुरी हुन्छ। त्यस्तै गरिकन सार्वजनिक स्रोत परिचालनमा नागरिकको संलग्नता र नियन्त्रण कायम गर्नका लागि हु सुड कन्ट्रोल दि पब्लिक फाइनेन्स भन्दाखेरि पिपुल, किनभने दे आर द रियल मास्टर, अल्टिमेट मास्टर, दे आर द प्रिन्सिपल, गभर्मेन्ट एन्ड गभर्मेन्ट एजेन्सी आर द एजेन्ट। त्यसैले गर्दाखेरि सार्वजनिक स्रोत परिचालनमा नागरिकको एउटा त संलग्नता वा सहभागिता गराउनु पर्यो, अर्को उनीहरूकै नियन्त्रणमा त्यो चाहिँ सञ्चालन हुनु पर्यो भन्ने मान्यतालाई कार्यान्वयन गर्नका लागि, सार्वजनिक स्रोतमा अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नका लागि पनि सामाजिक उत्तरदायित्व जरुरी हुन्छ। अघिको डिमान्ड सप्लाई साइड टुलहरूको प्रयोग भएको हुनुपर्छ। अर्को चाहिँ यो वित्तीय व्यवस्थापनमा वित्तीय अनुशासन कायम गर्न र वित्तीय जोखिमलाई नियन्त्रण गर्नका लागि पनि यो जरुरी हुन्छ। अनुशासन भनेको अनुशासित ढङ्गले खर्च गराउनका निमित्त र त्यसपछि गएर यो जोखिम हुन्छ, रिस्क जुन हुन्छ त्यो रिस्कलाई मिनिमाइज गर्नका लागि पनि यो सामाजिक उत्तरदायित्व ज्यादै महत्त्वपूर्ण हुन्छ। सीमित स्रोतको प्राथमिकता प्राप्त उत्पादनशील क्षेत्रमा खर्च गर्न र त्यसबाट अधिकतम प्रतिफल हासिल गर्न, यदि अब लिमिटेड रिसोर्स त्यसलाई उच्च प्राथमिकता र उच्च प्रतिफलदायी क्षेत्रमा खर्च गर्यो भने हामीले अधिक लाभ लिन सक्छौँ। बजेट नियन्त्रण र आन्तरिक व्यवस्थापकीय नियन्त्रण कायम गर्न, बजेटरी कन्ट्रोल र इन्टरनल म्यानेजमेन्ट कन्ट्रोलका लागि पनि यो पब्लिक अकाउन्टेबिलिटी, सोसल अकाउन्टेबिलिटी जरुरी हुन्छ पब्लिक फाइनेन्सियल म्यानेजमेन्टमा। र अर्को एउटा चाहिँ सार्वजनिक निकाय र अधिकारीहरूमा सदाचार, निष्ठा, नैतिकता विकास गर्न, पिपुल देमसेल्फ, के अरे पिपुल भनेको यो अथोरिटी, पब्लिक अथोरिटी, पब्लिक अफिसल्स र चाहिँ पब्लिक इन्स्टिट्युसन्स, यो दुइटैमा सार्वजनिक संस्थाहरूमा र सार्वजनिक अधिकारीहरूमा चाहिँ यो इथिक्स, मोरालिटी, इन्टिग्रिटी कायम गर्नका लागि पनि यो वित्तीय व्यवस्थापनमा सामाजिक उत्तरदायित्वको आवश्यकता पर्छ। अब कहिलेकाहीँ प्रश्न बनाउने मान्छेले यो वित्तीय उत्तरदायित्व, सामाजिक उत्तरदायित्व, वित्तीय भन्ने शब्द देखेपछि के प्रश्न गर्न सक्छ त भन्दा, सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी भन्ने हुन्छ, त्यो प्राइभेट सेक्टरको कुरा हो है, यो चाहिँ बिजनेसको कुरा हो यो, होइन यसमा यहाँ कोर्सले त्यो डिमान्ड गर्ने होइन, तर प्रश्न आउन सक्छ सोसल कर्पोरेट, कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी भनेर आउन सक्छ। कर व्यावसायिक सामाजिक उत्तरदायित्व भनेर आउन सक्छ। त्यो व्यावसायिक सामाजिक उत्तरदायित्व भनेको त के हो त भन्दाखेरि, व्यवसायीहरूले, कर्पोरेसनहरूले, सङ्गठित संस्थाले होइन, अथवा मुनाफा प्राप्त गर्ने उद्देश्यले स्थापना र सञ्चालन भएका संस्थाहरूले, व्यावसायिक संस्थाहरूले, व्यापारिक संस्थाहरूले आफूले कारोबार गरेर प्राप्त गरेको मुनाफाको निश्चित हिस्सा समाजका लागि खर्च गर्नुपर्ने दायित्वलाई हामी कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी भन्छौँ, सिएसआर। त्यो व्यावसायिक संस्था सरकारी हुन पनि सक्छ, अर्ध सरकारी हुन पनि सक्छ, निजी, प्योरली निजी हुन पनि सक्छ है। अब जस्तो नेपाल आयल निगम भन्ने संस्थान छ, त्यसमा नेपाल सरकारको पूर्ण अलमोस्ट पूर्ण स्वामित्वको संस्था हो, त्यो सरकारी संस्था हो, कर्पोरेसन हो। तर त्यस तर अनि त्यसले के गर्छ त भन्दा, उसको मुनाफाको निश्चित प्रतिशत चाहिँ सामाजिक उत्तरदायित्वको लागि काम गर्नुपर्ने हुन्छ। कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी भनेको चाहिँ कुनै पनि कर्पोरेसनले, चाहे त्यो सरकारी, चाहे अर्ध सरकारी, चाहे साझेदारी कर्पोरेसन होस्, चाहे चाहिँ निजी कर्पोरेसन होस्, उसले समाजमा अस्तित्वमा रहेर, यानि कि स्थापना र सञ्चालन भएर समाजका मानिसहरूसँग ट्रान्जेक्सन गरेर आफ्नो वस्तु सेवा बेचेर, अनि त्यो ट्रान्जेक्सनका समाजका मानिसहरूसँग कारोबार व्यवसाय गरेर उनीहरूबाट प्राप्त गरेको आम्दानीमा भएको मुनाफा चाहिँ केही त्यो सबै उसले मात्रै उपभोग गर्न पाउँछ भन्ने हुँदैन। त्यसको निश्चित प्रतिशत चाहिँ त्यही समाजको हितका लागि खर्च गर्नुपर्छ। किन भन्दा उसले बिजनेस प्रोसेसमा निगेटिभ एक्सटर्नालिटिजहरू पनि सिर्जना गरिराखेको हुन्छ। नेगेटिभ एक्सटर्नालिटिज भनेको के हो त भन्दा, तपाईँको टोलमा भाटभटेनी आयो होला होइन, त्यसले ठुलो बिल्डिङ बनायो, अनि त्यहाँ अब नजिकै के हुने भयो त भन्दाखेरि सडकमा जाम हुने भयो, ट्राफिक बढ्ने भयो, त्यसले पोल्युसन बढाउने भयो, अनि त्यो भाटभटेनी सेल्फले निकालेको फोहोर व्यवस्थापनमा चुनौती सिर्जना हुने भयो, मेबी नोइज पोल्युसनको प्रब्लम हुन्छ होला, सधैँभरि भिडभाड भइरहने हुन्छ होला होइन। अनि त्यसपछि गएर तपाईँ नजिकै भाटभटेनी भएपछि त्यहाँका पिपुलहरूको के हुन्छ त भन्दा, त्यो अननेसेसरी कन्ज्युम्सन भनौँ न, तपाईँ नजिकै छ अब जाउँ सपिङ गर्ने, आवश्यक पनि किन्ने, अनावश्यक पनि किन्ने, त्यो हुन्छ होला भनेको, यानि कि धेरै किसिमका चाहिँ एक्सटर्नल चाहिँ त्यसका एक्सटर्नालिटिजहरू, निगेटिभ एक्सटर्नालिटिजहरू हुन्छन्, वातावरण विनाशको कुरा, समाजमा कुनै किसिमको विभिन्न किसिमको हानि नोक्सानी र व्यवधानको कुरा आदि इत्यादि, पोल्युसनको कुरा। अनि त्यसपछि गएर अर्को उदाहरण लिने भने हस्पिटलको कुरा, तपाईँको छेउमा ठुलो हस्पिटल त आयो होला, हस्पिटलले उपचार पनि दियो, धेरै मान्छेको ध्यान पनि जोगायो, तर त्यो हस्पिटल वेस्टहरू जुन हुन्छ, मेडिकल वेस्टहरू, दादाहरू गरी डेन्जर कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हुन्छ, कुनै फ्याक्ट्री खुल्यो होला त्यसले गर्ने CO2 इमिसन होइन, कार्बन इमिसन गर्ने कुरा, वातावरणमा त्यसले पार्ने प्रभाव, यस्ता निगेटिभ एक्सटर्नालिटी समाज र समाजका सदस्यले के गरिदिया हुन्छन्, त्यसलाई त्यसबाट प्रभावित भएका हुन्छन्, भनेपछि तिनीहरू कम गर्नका लागि र त्यसको बदलामा समाजको हित हुने काम गर्नका लागि त्यस्ता कर्पोरेसनहरूले प्राप्त गरेका मुनाफाको निश्चित प्रतिशत समाजका लागि खर्च गर्नुपर्छ। त्यो चाहिँ बेसिकल्ली के हुन्छ त भन्दाखेरि, शिक्षामा, स्वास्थ्यमा, पूर्वाधार विकासमा, सचेतनामा, सामाजिक न्यायमा, समानतामा आदि यस्ता विषयहरूमा चाहिँ ती त्यस्तो पैसा चाहिँ खर्च हुने गर्छ। सामान्यतया कुनै हस्पिटलको भवन बनाइदिने होला, कुनै ठाउँमा एकदम आवश्यक परेको ठाउँमा पुल कलभर्ट बनाइदिने होला, वा चाहिँ यो सामुदायिक भवन बनाइदिने होला, वा चाहिँ विद्यालयको भवन बनाइदिने होला, छात्रवृत्ति दिने होला, होइन, विभिन्न हुनसक्छ है। जस्तो भाटभटेनीले चाहिँ पाटन हस्पिटलमा पढ्ने MBBSको स्टुडेन्टहरूलाई छात्रवृत्ति, अनि त्यसपछि यो तपाईँले हेर्नु टिचिङको इमर्जेन्सी बिल्डिङ बनाइदिने, यस्ता कामहरू केही उदाहरणहरूका रूपमा हामीले लिन सक्छौँ। हो त्यसलाई चाहिँ हामी सोस कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी CSR भनेर भन्छौँ। र किन भन्ने कुरा पनि, किन आवश्यक छ भन्ने कुरा पनि अघि मैले भने, त्यसैले यो कर्पोरेसनहरूको वित्तीय के अरे व्यावसायिक संस्थाहरूको सोसल कर्पोरेटहरू, र कहिलेकाहीँ यो वित्तीय भनेपछि वित्तीय संस्थाहरूको सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी भन्ने पनि आउन सक्छ। उदाहरणको लागि ब्याङ्क तथा वित्तीय संस्थाहरूको भन्यो भनेदेखि चाहिँ अब तिनीहरूको के हो त सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी, हाउ डु दे मेन्टेन द्याट, त्यो कसरी उनीहरूले कायम गर्छन् भन्दाखेरि चाहिँ जस्तो एउटा त अघि भनेको मुनाफाको निश्चित प्रतिशत सामाजिक काममा खर्च गरेर लगानी गरेर त्यो गर्न सकिहाल्छन्। दोस्रो के हुन्छ, सरकारका डिरेक्टिभ ल्यान्डिङ भन्छ, निर्देशनात्मक कर्जाहरू परिचालन गर्छ सरकारले। के भन्छ, विद्यार्थीलाई बिना भितो शैक्षिक प्रमाणपत्र लिएर कर्जा देऊ भन्छ, राष्ट्रिय ब्याङ्कले निर्देशन दिन्छ त्यो दिन्छ, तर त्यसमा जोखिम धेरै हुन्छ, मुनाफा आउँदैन त्यसैले, तर उनीहरूले गर्छन्। किन? द्याट इज देयर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी। अर्को के गर्छन्, ब्याङ्कले जहिले पनि मुनाफाका लागि शाखा विस्तार गर्ने हो, बजारमा त शाखाहरू खुलिहाल्छ, तर हामीले प्रत्येक गाउँपालिकामा एउटा ब्याङ्कको शाखा पुर्याउने, ब्याङ्किङ ट्रान्जेक्सन पुर्याउने, सुविधा पुर्याउने भनेका छौँ। अब त्यो भन्नका लागि सरकारले के भनिदिन्छ, यो यो ब्याङ्कले यो यो गाउँपालिकामा लैजाऊ भनेर भनिदिन्छ, त्यहाँ उसले कर्मचारी राख्नुपर्छ, कार्यालय खोल्नुपर्छ, तर उसको मुनाफा त्यहाँ हुँदैन, ल्यान्डिङ पनि गर्न सक्दैन, बचत पनि सङ्कलन त्यहाँबाट धेरै हुँदैन, उही सरकारी ट्रान्जेक्सनको माध्यमका रूपमा काम गर्ने र सानो सानो बचत सङ्कलन गर्ने होला, तर पनि त्यहाँ जान्छन्। किन? नाफा नभएर पनि किन जान्छन्? द्याट इज देयर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी। कहिलेका ब्याङ्कहरूले के गर्छन्, आफैले फाइनान्सियल लिट्रेसी क्याम्पेनिङहरू चलाउँछन्, जनतालाई चाहिँ वित्तीय अभिमुखीकरण, वित्तीय साक्षरता उन्मुखीकरणहरू चलाउँछन्, त्यसमा लाग्ने खर्च उनीहरू आफैले बेहोर्छन्। के हो त्यो बेहोर? तिनीहरूको चाहिँ त्यो चाहिँ पब्लिक फाइनान्सियल, के अरे सरी, पब्लिक फाइनान्सियल होइन, उनीहरूको चाहिँ आफ्नो सोसल कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी हो, त्यसरी गर्नु पनि कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी हो। किसानलाई, साना उद्योगी व्यवसायीलाई, अथवा कुनै व्यापारीलाई उसको बिजनेस प्रपोजल हेरेर एकदमै मुनाफाको सम्भावना नहुँदा नहुँदै पनि ऋणहरू लगानी गर्छन्, त्यो पनि कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी हो। यसरी तपाईँलाई कहिले काहीँ वित्तीय संस्थाको कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी कसरी कायम हुन सक्छ भन्ने कुरा आयो भने यसरी लेख्नुपर्छ वित्तीय संस्थाको। कहिले काहीँ नेपालमा वित्तीय संस्थाको सिधै समाज कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी कमजोर छ भनिन्छ, त्यसका कारण समस्या, त्यसलाई समाधान गर्न के गर्नु पर्ला भन्ने टाइपको क्वेसन पनि आउन सक्छ। त्यस्तो आयो भने चाहिँ हाम्रो निजी क्षेत्र सङ्गठित र विकसित भए राम्रोसँग भइसकेको अवस्था छैन, त्यसैले गर्दा उनीहरूले आफ्नो सोसल कर्पोरेट कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी वहन गर्न सकिराखेका छैनन्। अर्को, सरकार र निजी क्षेत्रका बिचमा मिसट्रस्ट छ, त्यो कारणले गर्दा पनि सरकारले कर्पोरेसनहरूले निश्चित प्रतिशत चाहिँ सोसल रेस्पोन्सिबिलिटी, कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीका लागि छुट्याउनु पर्ने भनेर कोष, आफ्नो कोष बनाएर त्यहाँ छुट्याउनु पर्ने भनेको छ। कोषमा ठुलो पैसा जम्मा भएको छ तर त्यो खर्च हुन सकेको छैन, बिकज गभर्मेन्ट हेज नो पोलिसिज एन्ड प्लान, सरकारको आफ्नै नीति नभइदिँदा पनि संस्थाहरूले आफूमा भएको जम्मा भएको कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीको पैसा चाहिँ खर्च गर्न सकेका छैन। इट इज नट देयर फल्ट, बट दिस इज द फल्ट अफ गभर्मेन्ट, होइन, त्यो गर्न सकेको छैन। त्यसरी सरकारको प्लान पोलिसीमा भएको कमजोरीले गर्दाखेरि पनि कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी इफेक्टिभ हुन सकेको छैन। अर्को चाहिँ नागरिक सचेतना, मिडियाको रोल, नागरिक समाज, यो पनि जरुरी हुन्छ कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी प्रमोट गर्नका लागि, त्यो पनि कमजोर छ हामी कहाँ, त्यसले पनि यो कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी इफेक्टिभ हुन सकेको छैन। अर्को चाहिँ यो अलिकति व्यवसायमा, ब्याङ्किङ सेक्टरमा, वित्तीय क्षेत्रमा, यिनीहरूमा के छ त भन्दाखेरि प्रिजेन्स अफ पोलिटिक्स, अरू सेक्टरमा जस्तै यसमा पनि राजनीतिक उपस्थिति र राजनीतिक प्रभावले गर्दाखेरि पनि यिनीहरूलाई नियमन गरेर कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी मेन्टेन गराउनका लागि नियमनकारी संस्थाले प्रभावकारी ढङ्गमा काम गर्न सकेको अवस्था छैन। अर्को चाहिँ हामी कहाँ डुइङ बिजनेस इन्भाइरोमेन्ट राम्रो नहुँदाखेरि, लगानीको राम्रो वातावरण नहुँदाखेरि पनि के छ त भन्दा, अफन धेरै जस्तो बिजनेसहरू चाहिँ एकदम कम्फोर्टेबल मुनाफामा चलेका छैनन्। स्मल मिडियम स्केलका बिजनेसेसहरू चाहिँ बोर्डर लाइनमा मात्रै चलेको अवस्था छ, त्यो कारणले गर्दाखेरि धेरै मुनाफा नभइकन त कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीलाई एक्सपेन्ड गर्न उनीहरूले सक्दैनन्। यस्ता विभिन्न कारणहरू छन् जसले गर्दाखेरि चाहिँ यो सिएसआर इफेक्टिभ हुन सकेको छैन भनेर लेख्नुहोस्। त्यसैले यो मैले कोर्सभन्दा पनि एडिसनल कुरा चाहिँ कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी के हो, यो कसरी मेन्टेन गर्न सकिन्छ, र वित्तीय क्षेत्रको मात्रै आयो भने पनि तिनीहरूको के हो, तिनीहरूले कसरी मेन्टेन गर्छन्, र नेपालमा समग्रमा कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी कस्तो छ, के समस्या छन्, त्यसलाई के गर्नुपर्छ भन्ने कुराहरू यसमा गरे। अब यो पब्लिक फाइनान्सियल म्यानेजमेन्ट भन्दाखेरि, अघि मैले जुन फर्मुलेसन अफ बजेट, एप्रुभल अफ बजेट, एक्जिक्युसन अफ बजेट र इभ्यालुएसन अफ बजेट भन्यो नि, त्यो चाहिँ बजेट साइकल जुन तपाईँको फेरि बजेट भन्ने छुट्टै छ। अब यहाँ बजेट नेपालको बजेट प्रणाली भन्ने छ, त्यसमा अब हामी जान्छौँ। यो सबै के हो त भन्दा पब्लिक फाइनेन्सियल म्यानेजमेन्टकै कुरा हो है, सार्वजनिक स्रोतको व्यवस्थापन, सार्वजनिक वित्तको व्यवस्थापन गर्ने कुराकै पेरिफेरीमा हामी छौँ। सो यु सुड नट बी कन्फ्युजन, पब्लिक फन्ड म्यानेजमेन्ट, पब्लिक फाइनान्स म्यानेजमेन्ट, पब्लिक फाइनान्सियल म्यानेजमेन्ट, बजेटरी सिस्टम, यी कुराहरू चाहिँ एउटै हुन्। बजेट इज द मिन्स अफ म्यानेजिङ पब्लिक फाइनान्स इफेक्टिभली। हिजो मैले पब्लिक फाइनान्सको कुरा गरिरहँदाखेरि त्यसमा चाहिँ भनेको थिएँ आवधिक योजना, बजेट त्यस अथवा वित्त नीति, अनि मौद्रिक नीति, अनि विनिमय नीति होइन, र त्यसपछि गएर अर्को चाहिँ खर्च व्यवस्थापनका नीति भनेर जुन भनेको थिएँ नि, हो यी सबै चाहिँ पब्लिक फाइनान्स म्यानेजमेन्ट, पब्लिक फाइनेन्सियल म्यानेजमेन्टका मिन्सहरू भए। तिनीहरूमध्ये दुईवटा अब यो मौद्रिक नीति हामीले छुट्टै अलग्गै फोर्थ पेपरतिर पढ्छौँ, वित्तीय नीति भनेर पनि पढ्छौँ, तर यहाँ वित्त नीति नभनिकन खालि यो बजेट प्रणाली भनेर यसमा पढ्न लागेको छ। यसमा हामीले पढ्ने एउटा योजना, अर्को चाहिँ बजेट हो। त्यसैले तपाईँहरूलाई अब सुरुमा अलिकति बजेटको कुरा गर्छु, राम्रो तपाईँलाई योजना पढेर त्यो योजनालाई इम्प्लिमेन्ट गर्ने एनुअल प्लान हो बजेट, त्यसरी गरे पनि हुन्थ्यो, तर पहिला बजेट बुझौँ अनि योजना बुझ्न अझै सजिलो हुन्छ। अब बजेट प्रणाली, बजेट भनेको चाहिँ के हो त भन्दाखेरि, बजेट चाहिँ भेरी सिम्पल, कुनै निश्चित अवधिको आमदानी र खर्चको अनुमान हो बजेट भन्दाखेरि। यो व्यक्तिको हुनसक्छ, परिवारको हुनसक्छ, देशको हुनसक्छ। इट इज ए प्रोजेक्सन अफ अथवा इस्टिमेसन अफ इन्कम एन्ड एक्सपेन्डिचर अफ ए सर्टेन टाइम पिरियड अफ एन इन्डिभिजुअल ओर मेबी अ फ्यामिली ओर ए बिजनेस ओर ए गभर्मेन्ट। यो चाहिँ व्यक्तिको, परिवारको, वा व्यवसायको, वा सरकारको निश्चित अवधिको आमदानी र खर्चको अनुमानलाई हामी बजेट भन्छौँ। तर यहाँ हामीले पढ्न लागेको व्यक्तिको होइन, परिवारको होइन, व्यवसायको पनि होइन, यो सरकारको हो। त्यसैले सरकारी बजेट प्रणालीको कुरा गर्दा, सरकारको बजेट राज्यको सन्दर्भमा बजेट भनेर भन्दाखेरि त के हो त भन्दा, सरकारको अब निश्चित अवधि भनेको सरकारले चाहिँ आर्थिक कारोबार आर्थिक वर्षको आधारमा गर्छ, फिस्कल इयरका आधारमा गर्छ। सो सरकारको एक आर्थिक वर्षको अनुमानित आय र व्ययको विवरणलाई हामी बजेट भन्छौँ, अथवा एक आर्थिक वर्षमा सरकारले कति आमदानी प्राप्त गर्छ र त्यो कति खर्च गर्छ भन्ने कुराको अनुमानित विवरण हो। त्यसैले बजेट इज अलवेज एन एस्टिमेसन, यो अनुमान हो। दि नम्बर द्याट आर मेन्सन इन बजेट आर नट दि फ्याक्चुअल नम्बर, दे आर दि के हो त भन्दा इस्टिमेटेड नम्बर। त्यसैले कुनै पनि सरकारको एक आर्थिक वर्षको आमदानी र खर्चको अनुमानलाई हामी बजेट भनेर भन्दा रहेछौँ। अर्थात् एक आर्थिक वर्षभरि सरकारले कति काम गर्छ, त्यो काम गर्नलाई कति खर्च चाहिन्छ र त्यस्तो खर्च कसरी जुटाउँछ भन्ने सम्बन्धमा सरकारले गरेको अनुमानित योजना, त्यो नै के हो त भन्दाखेरि हामी बजेट भन्छौँ। यहाँ के बुझ्नु जरुरी छ भने, तपाईँको जीवनको व्यक्तिगत बजेट वा पारिवारिक बजेट चाहिँ जहिले पनि के हुन्छ त भन्दा, पहिला आमदानीको लेखाजोखा गरिन्छ, कति आमदानी हुन्छ भनेर, त किनभने फिक्स हुन्छ त्यो आमदानी, र त्यो आमदानी अनुसार खर्च के गर्ने त, मसँग यति पैसा छ अब यो काम गर्छु भनेर फ्यामिली बजेटमा त्यो हुन्छ, इन्डिभिजुअल बजेटमा त्यो हुन्छ भनेदेखि, गभर्मेन्ट बजेटमा चाहिँ पहिला आमदानीको कुरा गरिन्न, पहिला चाहिँ कामको कुरा गरिन्छ, के काम गर्ने हो भनेपछि, बल्ल मैले यो वर्षमा यति काम गर्न सक्छु भनेपछि अब पैसा जुटाउन थालिन्छ। अब यसमा चाहिँ के हुन्छ भने, रेभिन्यू जति छ त्यसलाई मात्रै आधार मानेर बजेट बन्दैन, मैले यो वर्षमा यति काम गर्छु भनेपछि मलाई चाहिँ यति पैसा, 5 खर्ब 15 खर्ब 20 खर्ब पैसा लाग्दो रहेछ त्यसका लागि, त्यो पैसा अब कसरी जुटाउने त भन्नेमा गइन्छ। एउटा त एस्योर्ड छ रेभिन्यू, हाम्रो गत वर्ष यति उठेको थियो त्यति त उठ्छ यो वर्ष, तर त्यसलाई अब यति बढाउने, रेभिन्यू यति बढाउँछु भन्छ, अलिकति प्रोजेक्सन गर्छ बढाउनको लागि। अब रेभिन्यूले नपुगेपछि अब के गर्छु, बरोइङ गर्छु, त्यसमा डोमेस्टिक बरोइङ, देशभित्रबाट मैले अधिकतम 5% जिडिपीको बरोइङ गर्न सक्छु भनेपछि 5% बरोइङ गर्छु, मेरो जिडिपी यति हो, 5%ले यति हुन्छ। अब त्यसपछि बरोइङले पनि पुगेन, अब म के गर्छु त भन्दाखेरि, ऋण लिन्छु, बाह्य ऋण लिन्छु, अथवा पहिला ऋणभन्दा अगाडि अनुदानको लागि पहल गर्छु। अनुदान चाहिँ एउटा एजम्सन गर्न सकिने, मलाई कसले कसले अनुदान दिन्छ, यो वर्षका निगोसिएसनहरूमा अनुदानको कमिटमेन्ट कसले कसले कति कति गरेका छन् त्यसको हिसाब गरिन्छ, अनि त्यसपछि गएर अब अनुदानले पनि पुगेन, रेभिन्यू बरोइङ अनुदान यसले पनि नपुगिसकेपछि चाहिँ अब म के गर्छु त भन्दाखेरि फरेन डेट अथवा फरेन बरोइङ एक्सटर्नल बरोइङ लिन्छु, ऋण लिन्छु भनेर अब म बाँकी यति 25 खर्ब मध्ये अरू स्रोतले यो राजस्वले आन्तरिक ऋणले त्यसपछि गएर चाहिँ यो के भन्छ अनुदानले जम्मा जम्मी 15 खर्ब मात्रै हुने भयो जुट्ने भयो भनेपछि अब 10 खर्ब चाहिँ मैले ऋण लिन्छु, त्यो मध्ये एडिबीबाट यति लिन्छु, वर्ल्ड ब्याङ्कबाट यति लिन्छु, अर्को विभिन्न देशको एक्जिम ब्याङ्कबाट यति लिन्छु आदि इत्यादि। यो यसरी पहिला काम के गर्ने त्यसका लागि कस्टिङ गरेर लागत कति लाग्छ त्यो लागतलाई चाहिँ स्रोत कहाँबाट जुटाउँछु भनेर बजेट यसरी बन्छ राज्यको बजेटबाट। चाहिँ यो एक आर्थिक वर्षभरि गर्ने काम त्यो कामका लागि लाग्ने लागत यानि कि खर्च अनि त्यसपछि त्यो खर्च जुटाउनलाई प्राप्त गरिने आमदानीको अनुमान अथवा अनुमानित विवरणलाई हामी बजेट भन्दाखेरि जस्तै बजेट इज ए काइन्ड अफ फाइनान्सियल प्लान अफ ए गभर्मेन्ट अफ ए फिस्कल इयर, एक आर्थिक वर्षको सरकारको वित्तीय योजना हो यो। अनि त्यसपछि बजेट इज बेसिकल्ली बेस्ड अन द नेसनल पोलिसी प्लान एन्ड प्रोग्राम, राष्ट्रिय नीति योजना र कार्यक्रममा आधारित हुन्छ बजेट। सरकारले एउटा नीति लिएको हुन्छ त्यो अनुसार योजना बनेको हुन्छ, यो आवधिक योजना हुनसक्छ, दीर्घकालीन योजना हुनसक्छ, त्यस्ता योजनाहरू र त्यसपछि गएर त्यो योजनालाई कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यक्रमहरूमा आधारित हुन्छ। अझै भन्नुपर्दा माइक्रो लेभलमा कार्यक्रम पनि आयोजनामा विभक्त हुन्छ र आयोजनाले गर्ने क्रियाकलापले फन्डिङ गर्ने हो बजेटले, त्यसैले गर्दाखेरि आयोजनाको क्रियाकलापको कस्टिङ गरिसकेर त्यो जुटाउनको लागि बजेटको व्यवस्था छ। त्यसैले बजेट खास गरिकन सरकारले तय गरेको नीति, आवधिको दीर्घकालीन योजना अनि त्यसपछि गएर कार्यक्रम आयोजना हो त्यसको लागि लाग्ने लागत एक वर्षभरि तिनीहरूमध्ये के काम गर्ने र त्यसका लागि लाग्ने लागतका आधारमा गरिएको योजना हो। त्यसैले यसलाई बजेटलाई चाहिँ कुनै पनि मुलुकको एक आर्थिक वर्षको वित्तीय योजना हो भनेर भन्न सकिन्छ। यसलाई चाहिँ फाइनान्सियल मिरर अफ द सोसाइटी एन्ड स्टेट, राज्यको वित्तीय हैसियत कस्तो छ, आर्थिक अवस्था कस्तो छ, आम्दानी कति छ, खर्च कति गर्न सक्छ, त्यो स्रोत कहाँबाट जुटाउँछ भन्ने विषयको दस्तावेज भएको कारणले गर्दाखेरि यसलाई चाहिँ वित्तीय ऐना भनेर पनि भनिन्छ। बजेट हेरेर कुनै पनि व्यक्तिले त्यो देशको आर्थिक अवस्था कस्तो छ, उसले यो वर्ष के गर्न खोजेको छ, स्रोत कहाँबाट जुटाउँछ, कति खर्च गर्छ भन्ने थाहा पाउने भएकोले यसलाई चाहिँ फाइनान्सियल मिरर अफ सोसाइटी अफ ए स्टेट अफ ए कन्ट्री भनेर भन्ने पनि चलन छ र यसलाई चाहिँ आर्थिक जन्म कुण्डली, इकोनोमिक हरोस्कोप भनेर पनि भनिन्छ। बजेटलाई कुनै पनि देशको आर्थिक जन्म कुण्डली, यसको इतिश्री, ग्रह दशा सबै कुरा चाहिँ त्यसमा थाहा हुन्छ, आर्थिक ग्रह दशा होइन। त्यसैले यसलाई चाहिँ इकोनोमिक हरोस्कोप भन्ने चाहिँ केही जार्गनहरू भए बजेटका सन्दर्भमा। अब यसको बजेटलाई अझै क्लियर हुनलाई के बुझ्नु पर्यो भने यसका विशेषता बुझ्यो भने झन् बढी क्लियर हुन सकिन्छ। एउटा चाहिँ बजेट सरकारको निश्चित अवधिको वित्तीय योजना हो, मैले भनिहालेँ एक आर्थिक वर्षको वित्तीय योजना हो, यो 5, 6, 10 वर्षको हुँदैन। यो फाइनेन्सियल कारोबार, वित्तीय कारोबार एक आर्थिक वर्षको हुन्छ, साउनमा असार 25 गते खाता क्लोज हुन्छ होइन, साउन 1 गतेदेखि नयाँ खाता सुरु हुन्छ। त्योभन्दा अगाडि यो साउन 1 देखि असार मसान्तसम्मको कारोबार हो, त्यसैले यसलाई चाहिँ निश्चित अवधिको वित्तीय योजना, सामान्यत एक आर्थिक वर्षको वित्तीय योजना भनेर भनिन्छ। अर्को चाहिँ यो बजेटमा खास गरिकन गत आर्थिक वर्षको आमदानी र खर्चको मूल्याङ्कन गरिएको हुन्छ, गत आर्थिक वर्षमा कति आमदानी भयो, कति खर्च भयो, त्यो पनि रियल आउँदैन है। अब जस्तो बजेट आउँदाखेरि जेठ 15 गते आउँछ, त्यो बजेटमा चालु आर्थिक वर्षको संशोधित के अरे खर्च आमदानीको संशोधित अनुमान, खर्चको संशोधित अनुमान भन्ने हुन्छ कि, त्यो चाहिँ खास गरिकन के भन्छ जेठ भनेपछि चैत मसान्तसम्मको हुन्छ, के अरे वैशाख मसान्तसम्मको, जेठ असार साउन जेठ असार 2 महिनाको हुँदैन भनेपछि त्यो खास यो 11 महिनाको खर्चको हिसाबले पुरै 12 महिनाको कति खर्च होला, कति आमदानी होला भनेर संशोधित अनुमान मात्रै हुन्छ। गत वर्षको पनि त्यसको खर्चको मूल्याङ्कनको आधारमा संशोधित अनुमान हुन्छ र त्यसका आधारमा आगामी वर्षमा कति खर्च गरिन्छ, कति आमदानी जरुरी हुन्छ र कसरी जुटाइन्छ भन्ने अनुमान, दुइटै अनुमानित गत वर्षको चाहिँ आमदानी र खर्चको मूल्याङ्कनका आधारमा आगामी आर्थिक वर्षको आमदानी र खर्चको अनुमानलाई समेट्छ बजेटले। गत वर्षको आमदानी र खर्चको मूल्याङ्कनका आधारमा आगामी आर्थिक वर्षको आमदानी र खर्चको अनुमानलाई समेटेको हुन्छ, यसले दोस्रो विशेषता। तेस्रो चाहिँ बजेटमा विगतको अनुभव र तथ्याङ्कका आधारमा भावी योजनाहरू अगाडि सारिएका हुन्छन्। अनुभव र तथ्याङ्क भनेको अघि मैले गत आर्थिक वर्षको खर्च र आमदानीको मूल्याङ्कन भने नि, त्यसले अनुभव एउटा दिन्छ अनि चाहिँ त्यो तथ्याङ्क एउटा दिन्छ, त्यसैको आधारमा भावी योजनाहरू अगाडि सारिएका हुन्छन्। र बजेटले सरकारका सामाजिक र आर्थिक नीतिहरूलाई मार्गदर्शन गर्छ। सरकारले लिएको सामाजिक नीति आर्थिक नीति लाई चाहिँ यसले त्यसैमा टेकेर बन्ने हुँदा त्यसलाई मार्गदर्शन गर्छ। अर्को चाहिँ बजेट सरकारी कार्यहरूको विस्तृत योजना हो, सरकारले गर्ने कामहरूको डिटेल प्लान हो। भनेको यसमा त आयोजना आयोजना कार्यक्रम कार्यक्रमका हिसाबले शीर्षगत पैसा विनियोजन भएको छ। त्यसैले इट इज अ डिटेल प्लान अफ गभर्मेन्ट प्रोग्राम जसले चाहिँ सरकारका सम्पूर्ण अङ्गलाई समेटेको हुन्छ। यो चाहिँ सरकार कार्यपालिका विधायिका न्यायपालिका र त्यो अन्तर्गतका विभिन्न निकाय कार्यालय सबैलाई समेटेको हुन्छ बजेटले। बजेटलाई यसको औचित्य र वैधानिकता स्थापित गर्न विधायिकाद्वारा अनुमोदन गराइनुपर्छ। बजेट चाहिँ विधायिकाले संसदले अनुमोदन नगरिकन स्वीकृत हुँदैन र त्यसरी अनुमोदन नगरिकन खर्च गर्न सकिँदैन। बजेटमा उल्लेख गरिएका आय र व्ययका विवरण केवल अनुमान हुन्, यिनीहरू वास्तविक चाहिँ होइनन्, अनुमानमा आधारित हुन्छन्। र बजेट एक आर्थिक वर्षका लागि हुने भए पनि यसको तर्जुमा गर्दा चाहिँ देशमा सञ्चालित लामो अवधिका योजनाहरूलाई दृष्टिगत गरेर गरिएको हुन्छ। बजेट त एक वर्षका लागि मात्रै हुन्छ, तर त्यो बजेट बनाउँदाखेरि चाहिँ दीर्घकालीन योजना र नीतिलाई आधार मानेर बनाइएको हुन्छ। अहिलेको बजेट कार्यान्वयनले 5 वर्षे योजनालाई कसरी मद्दत गर्छ भन्ने कुरा पनि हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ दीर्घकालीन नीति र योजनामा आधारित हुन्छ। एक वर्षे कार्यक्रम भए पनि प्रत्येक बजेटमा सरकारले आफ्नो निश्चित उद्देश्यलाई प्राथमिकताका साथ प्रदान गरेको हुन्छ। बजेटमा तपाईँले पढ्नुभयो अहिलेको बजेट भनेदेखि उद्देश्य हुन्छ बजेटका, अन्त त्यसपछि प्राथमिकताका क्षेत्रहरू हुन्छ। त्यसैले सरकारले के गर्ने भन्ने उद्देश्य, ती उद्देश्य चाहिँ प्राथमिकता क्रम अनुसार प्रस्तुत गरेको हुन्छ बजेटमा, र त्यही प्राथमिकता क्रमगत उद्देश्य प्राप्ति गर्ने गरी रिसोर्स चाहिँ एलोकेसन गरेको हुन्छ। र कहिलेकाहीँ सार्वजनिक खर्चमा आकस्मिक वृद्धि वा आर्थिक सङ्कट जस्ता कारणले स्वीकृत भइसकेको यानि कि पास भइसकेको बजेट पनि संशोधन गर्ने तथा नयाँ कार्यहरू थप गर्नुपर्ने आवश्यक हुन्छ। जस्तो अहिले बजेट स्वीकृत भइसक्यो चालु आर्थिक वर्षको, तर भोलि बिचमा केही गर्नु पर्यो, आकस्मिक रूपमा भूकम्प गयो वा कुनै बाह्र ठुलो क्षति हानि नोक्सानी हुने स्थिति भयो, महामारी भयो, त्यसलाई सम्बोधन गर्नलाई अहिले एलोकेट गरेको बजेट सबै त्यो त खर्च गर्नु पर्यो भनेदेखि बजेट संशोधन हुन पनि सक्छ, वा संशोधित नयाँ बजेट। तपाईँले केही वर्ष अगाडि एउटै वर्षमा 3-4 बजेट आएको पनि देख्नुहुन्छ। कहिले काहीँ पोलिटिकल चेन्जेसले पनि यो अहिलेको बजेटकोलाई संशोधित गरेर अर्को बजेट आउन पनि सक्छ, बिचमा अर्को सरकार बनाउनु। त्यसैले इट इज डज नट मिन द्याट बजेट वेन इट इज एप्रुभ बाई पार्लियामेन्ट वान्स इन अ इयर देन द्याट सुड बी इम्प्लिमेन्टेड होल इयर इज द सेम बजेट भन्ने हुँदैन। मेबी बाई द सिचुएसन त्यसमा चाहिँ एमेन्डमेन्ट भएर अर्को नयाँ कार्यक्रम थपिने फेरबदल हुने पनि हुनसक्छ। सो दिज आर द क्यारेक्टरिस्टिक्स अफ बजेट, यिनीहरू चाहिँ बजेटका चाहिँ विशेषता हुन् भने एउटा बजेटमा के मान्यता हुन्छ त भन्दा सरकारका सम्पूर्ण कारोबारलाई बजेटले समेट्नुपर्छ। बजेटको प्रस्तुतिमा नियमित हुनुपर्छ। जेठ 15 गते हरेक वर्ष हामीले अहिले बल्ल गऱ्यौँ, पहिला मन पर्यो हुन्थ्यो, कहिले काहीँ असारमा कहिले साउनमा बजेट आउँथ्यो, कहिले बजेटै आउन सक्थेन, होइन। नियमितता हुनुपर्छ भनेको तोकिएको समयमा हरेक वर्ष एउटै समयमा बजेट प्रस्तुत गरिनुपर्छ। बजेटका अङ्कहरू सबै तथ्यपरक हुनुपर्छ, अनुमानित भए पनि त्यो तथ्यमा आधारित क्याल्कुलेसन। यो आयोजनलाई यति पैसा, मेलम्चीमा यति करोड भन्यो भने हचुवामा हुँदैन, यति काम गर्ने प्रति इकाइ लागत यति पर्छ भनेर अनुमान गरेर लागत क्याल्कुलेसन गरेर मात्रै बजेट विनियोजन गरिएको हुन्छ। त्यसैले अङ्कहरू तथ्यपरक हुनुपर्छ। त्यस्तै गरिकन बजेट सबैले बुझ्ने गरी सरल र प्रष्ट हुनुपर्छ, एकदम सर्वसाधारण नागरिकले पनि बुझ्ने गरी सरल र प्रष्ट हुनुपर्छ। र बजेटलाई प्रचार प्रसार पनि गरिनुपर्छ प्रभावकारी बनाउनका लागि, र बजेट कार्यान्वयन गर्न सहज हुने किसिमको हुनुपर्छ। यस्तो भयो भने मात्रै बजेट चाहिँ सफल हुन्छ। कहिले काहीँ जहाँसम्म बजेटका उद्देश्य भन्छ, भेरी सिम्पल, बजेटका उद्देश्य भनेको आन्तरिक र बाह्य स्रोतको प्रभावकारी परिचालन गर्ने अनि पूर्व योजना बमोजिम सुनियोजित पूर्व योजना बमोजिम सरकारले काम गर्ने, सरकारी नीति र योजनाहरूको कार्यान्वयन गर्ने यसको उद्देश्य हो, आर्थिक वृद्धि र आर्थिक स्थायित्व हासिल गर्ने, प्राथमिकताका क्षेत्रहरूमा लगानी वा स्रोतको सुनिश्चितता गर्ने, त्यस्तै गरिकन सीमित स्रोत साधनलाई चाहिँ मित्र गएर कुशल ढङ्गले प्रयोग गर्ने, खर्च वा सार्वजनिक वित्तीय व्यवस्थापनमा अनुशासन कायम गर्ने, रोजगारीका अवसरहरू वृद्धि गर्ने र घरेलु न्यूनीकरण गर्ने, राष्ट्रिय उत्पादन र राष्ट्रिय आयमा वृद्धि गर्ने होइन, अनि आम नागरिकलाई देशको आर्थिक अवस्थाबारे जानकारी दिने, सरकारको आर्थिक नियन्त्रण प्रभावकारी बनाउने र विभिन्न सरकारी निकायहरूको स्पष्ट जिम्मेवारी तोक्ने, बजेटले त्यो काम पनि गर्छ जसलाई कामसँगै पैसा भयो भने जिम्मेवार हुन्छ नभएदेखि हुँदैन, सरकारको काम कारवाहीमा वित्तीय काम कारवाहीमा पारदर्शिता कायम गर्ने, जवाफदेहिता कायम गर्ने र सरकारको वित्तीय नीतिका रूपमा बजेट इटसेल्फले काम गर्ने, खर्चका स्रोतको पहिचान र भविष्यका लागि पुँजी निर्माण गर्ने, यस्ता खालका उद्देश्यहरू हुन्छन् बजेटका अथवा सरकारको वित्त नीतिका। बजेटका अङ्गमा मेजर सार्वजनिक खर्च हो, मैले भनिहालेँ पहिला, यसमा खर्च दुई किसिमको, साधारण खर्च र विकास खर्च अथवा अहिले हामीले पुँजीगत खर्च र चालु खर्च भन्ने गरेका छौँ होइन। पुँजीगत हुन्छ एउटा, पुँजीगत भनेको चाहिँ निश्चित पुँजी सिर्जना गर्ने गरी गरिने खर्चलाई पुँजीगत खर्च भनिन्छ, चालु भनेको चाहिँ पुँजी सिर्जना नहुने खर्च चाहिँ चालु खर्च, यानि कि रिकरेन्ट एक्सपेन्डिचर भनेको चाहिँ प्राय एडमिन एक्सपेन्डिचर द्याट डज नट क्रिएट द एसेट फर द स्टेट एन्ड सोसाइटी, र चालु खर्च कम गर्ने सकेसम्म भनिन्छ, पुँजीगत खर्च बढी गर्ने भनेर भनिन्छ। त्यसैले चालु र पुँजीगत साधारण र विकास गरेर सार्वजनिक खर्चलाई बाँड्न सकिन्छ। अर्को चाहिँ सार्वजनिक आय भन्ने हुन्छ, सार्वजनिक आय चाहिँ दोस्रो अङ्ग हो बजेटको, दोस्रो अङ्ग हो भनेपछि यो सार्वजनिक आयमा चाहिँ कर राजस्व र गैर कर राजस्व दुईवटा हुन्छ, मैले अघि नै भनिहालेँ। अब कर राजस्वमा चाहिँ प्रत्यक्ष र अप्रत्यक्ष करहरू हुन्छन्। प्रत्यक्ष कर भनेको चाहिँ के हो भनेदेखि उपभोक्ता स्वयं जसले उपभोग गर्छ त्यसले त्यसमा अथवा चाहिँ त्यो करको ट्रान्जेक्सनमा करदातामा सिधै भार पर्ने त्यसलाई चाहिँ त्यसले त्यो भारलाई ट्रान्सफर गर्न सक्दैन भने त्यो डाइरेक्ट ट्याक्स हो। जस्तो मालपोत तपाईँले तिर्नुहुन्छ अब त्यो अर्को मान्छेलाई ट्रान्सफर गर्न सकिन्न, आयकर भयो होइन, सम्पत्ति कर आदि इत्यादि यो चाहिँ प्रत्यक्ष कर हो। भने अप्रत्यक्ष कर भनेको चाहिँ इफ यु ट्रान्सफर युर बर्डन टु अनदर क्लाइन्ट त्यसले अर्कोलाई ट्रान्सफर गर्न सक्छ भने त्यो चाहिँ अप्रत्यक्ष कर हो। त्यो भनेको भ्याट, भ्याट चाहिँ जस्तो व्यापारीले तिरिरहेको हुन्छ तर त्यो उपभोक्तामा हस्तान्तरण गर्छ र अल्टिमेट कन्ज्युमरमा त्यसको चाहिँ भार पर्छ होइन। सबै कारोबारको चरणमा कर लाग्छ तर त्यो एउटा कारोबारले अर्को कारोबार, अर्को कारोबार हुँदै हुँदै अल्टिमेटली उपभोक्ताको थाप्लोमा पुग्छ। यसरी भार ट्रान्सफर गर्नेलाई चाहिँ हामी अप्रत्यक्ष भन्छौँ। गैर कर भनेको चाहिँ प्रशासनिक आय, दण्ड, जरिवाना, शुल्क, महसुल, अनि त्यस्तै गरिकन अनुदान, उपहार, ऋण, लगानीबाट प्राप्त प्रतिफल, लाभांश, मुनाफा, सम्पत्ति बिक्री र भाडाबाट प्राप्त आय, यस्तोलाई चाहिँ नन ट्याक्स रेभेन्यू भनेर भन्छ। त्यसैले बजेटका मेजर अघि नै भनिहालेँ, एउटा चाहिँ सार्वजनिक खर्च एउटा अङ्ग हो भने अर्को चाहिँ सार्वजनिक आय अङ्ग हो, त्यो भित्रका कुरा पनि गरेँ। अब बजेट चाहिँ सन्तुलित र असन्तुलित हुनसक्छ। सन्तुलित भनेको खर्च र आम्दानी बराबर छ, सन्तुलित हो, आम्दानी र खर्चमा फरक छ, आम्दानीभन्दा खर्च बढी वा खर्चभन्दा आम्दानी बढी छ भने असन्तुलित हो। अनि त्यस्तै गरिकन बजेट चाहिँ साधारण र विकास बजेट हुनसक्छ भनेको अघि नै मैले भनिहालेँ, यो नन क्यापिटल फर्मेसन हुने खालको दैनिक प्रशासन सञ्चालनमा हुने साधारण हो भने विकास निर्माण हुने, क्यापिटल फर्मेसन हुने विकास बजेट, अथवा यसलाई चालु र पुँजीगत भनेर अर्को तरिकाले अहिले प्रयोग हुन्छ। संसदीय र कार्यकारी बजेट हुनसक्छ भनेको सबै अधिकार कार्यकारी अथवा सरकारमा हुने, संसदले त्यसलाई केही पनि गर्न नसक्ने छ भने त्यो कार्यकारी बजेट हो। हाम्रो बजेट कार्यकारी बजेट हो, सरकारले संसदमा पेस गरेपछि त्यसमा केही संशोधन छलफल चाहिँ हुन्छ, संशोधन प्रस्ताव पनि हुन्छ, यसलाई खारेज गरी जिरो बनाइयोस्, एक रुपियाँ घटाइयोस् भन्ने जस्ता बहसहरू हुन्छन्, बट इट डजन्ट मेक एनी डिफरेन्स। सरकारले प्रस्तुत गरेपछि त्यही बजेट पास हुन्छ, के पास हुँदैन र संसदले फेरबदल चाहिँ गर्न सक्दैन, त्यसलाई कार्यकारी बजेट भनिन्छ। संसदीय चाहिँ संसदले त्यसमा फेरबदल गर्न सक्छ, आफैले संशोधन घटाउन थप्न सक्छ भने त्यो चाहिँ संसदीय हुन्छ। लाइन आइटम बजेट शीर्षकगत हिसाबले हामीले प्रयोग गर्ने लाइन आइटम हो, शीर्षकगत हिसाबले बजेट चाहिँ एलोकेट हुने र त्यही शीर्षकमा मात्रै खर्च गर्ने, लेखा पनि त्यही शीर्षकमा राख्नुपर्ने, अडिट पनि प्रत्येक शीर्षकको हुने छ भने त्यसलाई लाइन आइटम बजेट भनेर भनिन्छ। धेरै मुलुकहरूले प्राय गर्ने नै यो लाइन आइटम, सजिलो सहज हुन्छ, रेकर्ड राख्न, अडिट गर्न खर्चमा अनुशासन कायम गर्न। यो कार्यक्रम बजेट भनेको प्रोग्रामलाई आधार मानेर बजेटिङ गरिन्छ भने त्यसलाई कार्यक्रम बजेट भनिन्छ। इन्क्रिमेन्टल बजेट अहिले हामीले प्रयोग गर्ने चाहिँ क्रमिकतावादी बजेट भनेको गत वर्षकैमा 5% बढाएर 10% बढाएर क्रमशः गर्दै गर्दै थप्दै जानेछ भने त्यसलाई इन्क्रिमेन्टल भनिन्छ। शून्यमा आधारित बजेट भनेको चाहिँ विगतमा भएका कार्यक्रमलाई सबै जिरो मान्ने र त्यो कार्यक्रम यसपालि उपयुक्त छ कि छैन भनेर पुनरिभ्यालुएसन गर्ने र नयाँ कार्यक्रमका रूपमा त्यसका लागि बजेट नियोजन हुनेछ भने शून्यमा आधारित। अब यिनीहरूमा खासै प्रयोग हुने भनेको चाहिँ डेफिनेटली लाइन आइटम एलोकेसन र इन्क्रिमेन्टल बजेटिङै हो धेरै संसारका मुलुकहरूमा खास गरी प्रयोग हुने भनेको चाहिँ। अरू चाहिँ बजेट रिफर्मका विभिन्न प्रयत्नहरू हुन् तिनीहरू पूर्ण रूपले कार्यान्वयन हुन सक्दैनन् हाम्रोमा चाहिँ लाइन आइटम बजेटिङ र इन्क्रिमेन्टल प्रोसेस अथवा मेथड अफ बजेटिङकै प्रयोग भएको छ। यदि भनिसकेपछि अघि मैले भनेको बजेट चक्र जुन छ त्यसमा चाहिँ फर्मुलेसन अफ बजेट एप्रुभल अफ बजेट र एक्जिक्युसन अफ बजेट पर्छन्। अब बजेट तर्जुमा कहिलेकाहीँ जहाजमा तपाईँको बजेट तर्जुमा प्रक्रिया नेपालको भन्ने आउँछ। बजेट तर्जुमा प्रक्रिया भनेको चाहिँ के हो त भन्दाखेरि यो चाहिँ टोटल्ली एडमिनिस्ट्रेटिभ फङ्सन हो। नि बजेट तर्जुमा प्रक्रिया नेपालको सन्दर्भमा तपाईँलाई सर्वप्रथम दिइहाल्यो भने सबभन्दा पहिला स्रोत समितिको बैठक बस्छ र त्यो स्रोत समितिको बैठकले चाहिँ स्रोतको अनुमान गर्छ है, स्रोतको अनुमान गर्छ, रिसोर्स प्रोजेक्सन गर्छ र त्यो रिसोर्स प्रोजेक्सन गरिसकेपछि अब राष्ट्रिय योजना आयोगले के गर्छ त भन्दाखेरि खर्चको सीमा र के अरे बजेट तर्जुमाको सीमा र मार्गदर्शन तय गर्छ। सीमा भनेको त्यसले स्रोत समितिले अनुमान गरेको पूर्वानुमान गरेको स्रोत कति हो, यति अर्ब हुनसक्छ भनेपछि अब त्यसपछि त्यसमा नबढ्ने गरी चाहिँ निर्धारण गर्ने भनेर अब पोहोरको भन्दा 10% 5% कति नबढ्ने गरी बनाऊ भनेर सीमा तोक्छ प्रत्येक मन्त्रालयको। तिम्रो टोटल बजेटको सिलिङ यति हो है, योभित्र रहेर बनाऊ भनेर सीमा तोक्छ र अनि त्यो बनाउने मार्गदर्शन बजेट तर्जुमा मार्गदर्शन भनेको कसरी कसरी के कुरामा प्राथमिकता दिएर के गरेर बनाउने भनेर त्यो तोक्छ। अनि सीमा र मार्गदर्शन चाहिँ विषयगत मन्त्रालयहरूलाई पठाइन्छ। विषयगत मन्त्रालयले त्यो सीमा र मार्गदर्शन आफ्नो मातहतका यो के अरे निकायहरूलाई पठाउँछन्। बजेट विभाग हुनसक्छ, कार्यालय हुनसक्छ होइन, यिनीहरूलाई पठाउँछन् अनि त्यसपछि गएर यो चाहिँ कार्यालयहरूले विभागहरूले दिएको सिलिङ र मार्गदर्शनभित्र रहेर बजेट तर्जुमा गर्छन् र त्यो क्षेत्रीय तर्जुमा गरेको बजेट मन्त्रालयमा प्रस्तुत गर्छन् र मन्त्रालयले तिनीहरूसँग बसेर आन्तरिक छलफल गर्छ र मन्त्रालय र मातहतका सबै कार्यालयहरूको बजेट एकीकृत गर्छ र त्यसलाई चाहिँ राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पेस गर्छ। सबभन्दा पहिला राष्ट्रिय योजना आयोगमा नीतिगत छलफल हुन्छ, नीतिगत छलफल हुन्छ। नीतिगत भनेको चाहिँ योजना नीति प्राथमिकता अनुरूप बजेट बनेको छ कि छैन भन्ने कुरा मात्रै हेरिन्छ, त्यहाँ अङ्कमा डिटेलमा छलफल गरिँदैन। राष्ट्रिय योजना राष्ट्रिय नीति अनुकूल छ, अनुरूप छ, प्राथमिकता अनुरूप छ, रणनीति अनुरूप छ भन्ने कुराको सुनिश्चित गर्न छलफल गरिन्छ। त्यसपछि अर्थ मन्त्रालयमा विस्तृत छलफल हुन्छ। अर्थ मन्त्रालयमा चाहिँ प्रत्येक कार्यक्रम लाइन आइटम कार्यक्रम त्यसका लागि प्रस्ताव गरिएको बजेट तिनीहरूले बजेट प्रस्ताव गर्दा सिलिङमा बसेका छन् छैनन् आदि इत्यादि सबै गरिन्छ। अहिले चाहिँ अर्थ मन्त्रालयमा छलफल भइसकेपछि त्यसमा योजना आयोगको पनि प्रतिनिधि हुन्छ, विषयगत मन्त्रालयको प्रतिनिधि हुन्छ, अर्थ मन्त्रालयको कर्मचारी हुन्छ। त्यसरी छलफल भइसकेपछि अहिले LMBIS भन्ने लाइन मिनिस्टेरियल बजेटरी इन्फर्मेसन सिस्टम भन्ने छ, अब त्यहाँ छलफल भएर टुङ्गो लागेको बजेट LMBISमा इन्ट्री हुन्छ। LMBISमा इन्ट्री गरिसकेपछि अब मन्त्रालयले चलाउन फेरबदल गर्न यो सक्दैन, सानो चेन्ज गर्नु पऱ्यो भने अर्थ मन्त्रालयमै जानुपर्ने हुन्छ। यसरी बजेटलाई फर्मुलेसनकै चरणबाट अलिकति अनुशासित र नियन्त्रित बनाउन यो सिस्टमले मद्दत गरेको छ। त्यसैले अर्थ मन्त्रालयमा छलफल भइसकेपछि LMBIS इन्ट्री हुन्छ र LMBIS इन्ट्री भएपछि लक भएपछि अब उनीहरूलाई चल्न दिँदैन, इन्ट्री विषयगत मन्त्रालयले नै गर्छन् र गरिसकेपछि र छलफल भइसकेपछि त्यसमा लक गरिन्छ र कुनै फेरबदल गर्नु पऱ्यो भने अर्थ मन्त्रालयमा रिक्वेस्ट गरेर अनि अर्थ मन्त्रालयले मात्रै त्यसलाई चलाउन संशोधन गर्न सक्छ। त्यति भइसकेपछि अब बजेट लेखनको कार्य सुरु हुन्छ। अर्थ मन्त्रालयको बजेट महाशाखाले को संयोजनमा अब बजेट लेखन हुन्छ। बजेट लेखन भइसकेपछि चाहिँ त्यो बजेट जेठ 15 गते अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्छन्। संसदमा प्रस्तुत गरिसकेपछि बजेट छलफल हुन्छ। छलफल हुँदाखेरि यो विषयगत मन्त्रालय वाइज चाहिँ तोकेको हुन्छ र मन्त्रालयका प्रतिनिधिहरू पनि जान्छन् अनि त्यसपछि त्यहाँ उठेका प्रश्नहरूको विभागीय मन्त्रीले जवाफ दिनुपर्छ अनि त्यसपछि सम्पूर्ण प्रश्नहरूको ओभरअलमा अर्थमन्त्रीले फेरि जवाफ दिन्छन् र बजेट स्वीकृतिका लागि प्रस्ताव हुन्छ अनि संसदबाट बहुमतले बजेट चाहिँ स्वीकृत हुन्छ वा सर्वसहमतले स्वीकृत हुन्छ। यसरी बजेट तर्जुमा हुन्छ, नेपालमा बजेट तर्जुमा प्रक्रिया चाहिँ यस्तो खालको छ। अब यो तर्जुमा भएर पेस हुनुसम्म तर्जुमा भयो, स्वीकृति अर्को स्वीकृतिको कुरा भयो, यहाँ बजेट स्वीकृति मैले भनिहालेँ। अब स्वीकृत भइसकेको बजेट चाहिँ अब केमा जान्छ त भन्दा एक्जिक्युसनमा जान्छ, कार्यान्वयनमा जान्छ। कार्यान्वयनको पहिलो स्टेप भनेको चाहिँ के हो भनेदेखि अख्तियारी प्रदान, संसदबाट स्वीकृत भएको बजेटको पूर्ण अख्तियारी चाहिँ अर्थ सचिवमा आउँछ होइन। त्यसैले अर्थ सचिव पावरफुल, देशभरिको स्रोतको सबैको पहिलो अख्तियारी चाहिँ अर्थ सचिवमा आउँछ र त्यो अर्थ सचिवले के गर्छ त भन्दा लेखा उत्तरदायी अधिकृतलाई अख्तियारी प्रदान गर्छ। लेखा उत्तरदायी अधिकृत भनेको प्रत्येक मन्त्रालयको सचिवहरूलाई लेखा अधिकृत उत्तरदायी भन्छ। त्यसपछि अर्थ मन्त्रालयले सम्बन्धित लेखा अधिकृत उत्तरदायीलाई चाहिँ अख्तियारी र त्यो खर्चको अख्तियारी सँगसँगै खर्चको मार्गदर्शन पनि पठाउँछ। अघि जसरी बजेटको सिलिङ र मार्गदर्शन पठाउँछ, त्यसै गरी खर्चको अख्तियारी र मार्गदर्शन सँगै पठाउँछ। त्यसरी अख्तियार मार्गदर्शन प्राप्त भइसकेपछि त्यो अख्तियार मार्गदर्शन सम्बन्धित मन्त्रालयले आफू मार्फतका विभाग कार्यालयहरूलाई पनि पठाउँछन् र त्यही अनुसार चाहिँ उनीहरूले खर्च गर्छन् र खर्च गर्दाखेरि कानुन बमोजिम लेखा राख्नुपर्छ र सार्वजनिक खर्च व्यवस्थापन सम्बन्धी ऐन कानुनको पालना गर्नुपर्छ। खर्च कटौती र मितव्ययता कायम गर्ने निर्देशिका कुनै निर्णय कार्यविधि छ भने त्यसको पालना गर्नुपर्छ र सार्वजनिक खरिद ऐन नियमावलीको सीमाभित्र परिधिभित्र पुर्याएर मन्त्रालयहरूले खर्च गर्छन्, खर्चको लेखा राख्छन् होइन। यो सारा कुरालाई चाहिँ हामी बजेट कार्यान्वयन भनेर भन्छौँ, एक्जिक्युसन भनेर भन्छौँ। अब कार्यान्वयन भइसकेको के अरे बजेटको चाहिँ मूल्याङ्कन गर्ने काम हुन्छ। अब कार्यान्वयनको लेखा राखिन्छ, कार्यान्वयनको चरणमा अकाउन्टिङ कुरा आयो र कानुन लेखा राखिन्छ। अनि मूल्याङ्कन भनेको चाहिँ अडिट हो र अडिट चाहिँ दुई किसिमको हुन्छ। एउटा चाहिँ के हो भनेदेखि आन्तरिक अडिट हुने भयो, अर्को चाहिँ बाह्य अडिट हुने भयो। यो पनि हामी यही च्याप्टरमा पढ्छौँ, यसको विषयमा लेखा र लेखा परीक्षणको विषय पनि यसमै पर्छ। त्यसैले यो अडिट चाहिँ इन्टर्नल एन्ड एक्सटर्नल अडिट हुन्छ। इन्टर्नल भनेको चाहिँ सम्बन्धित कार्यालय निकाय मन्त्रालय विभागले आफूले नै आफू मातहतको खर्चको अवस्थाको परीक्षण गरेर त्यसमा के किसिमका कमजोरी त्रुटिहरू छन् भन्ने बेलैमा पहिचान गरेर त्यो अडिटरले व्यवस्थापकलाई तिम्रो यहाँ कमजोरी भएकोले यसलाई सुधार गर्यो भने फाइनल अडिटमा कमजोरी देखिँदैन भन्ने हिसाबले सहजीकरण गर्नका लागि र आन्तरिक वित्तीय नियन्त्रण गर्नका लागि आन्तरिक लेखा परीक्षण गर्ने गरिन्छ भनेदेखि। अब आन्तरिक लेखा परीक्षण खास गरी यो चाहिँ कसले गर्छ त भन्दा यो महालेखा नियन्त्रकको कार्यालय र मातहतका उनीहरूले चाहिँ के गर्छन् त भन्दा प्रत्येक कार्यालयको आन्तरिक लेखा परीक्षण गर्ने गर्छन्। अनि आन्तरिक लेखा परीक्षणले के अरे गरिसकेपछि आन्तरिक लेखा परीक्षणको प्रतिवेदन वा त्यसको आधारमा र त्यसले राखेको कुनै पनि कार्यालयले राखेको श्रेष्ठताको मा आधारित भएर अन्तिम लेखा परीक्षण हुन्छ। अन्तिम लेखा परीक्षण किन भनिएको त भन्दा फाइनल अडिट भएपछि फेरि त्यो फाइललाई खोलेर दोस्रोचोटि परीक्षण भइरहेको छैन, त्यसैले अन्तिम लेखा परीक्षण हो। अन्तिम लेखा परीक्षण चाहिँ महालेखा परीक्षकको कार्यालयले अब त्यसले के गर्छ भने स्वतन्त्र लेखा परीक्षक नियुक्त गरेर लेखाको एउटा प्लान के अरे अडिट फाइनल अडिट गर्ने प्लान बनाउँछ, समय अवधि तोक्छ अनि स्याम्पलिङबाट कुन कुन निकाय र कुन कुन क्षेत्र बढी जोखिमपूर्ण छ भनेर पहिचान गरेर कुन क्षेत्रमा अडिट गर्ने भने त्यसले सबैको डिटेल गरेर साथ दिए हुँदैन। त्यो कारणले गर्दाखेरि स्याम्पलिङ गर्छ अनि त्यसपछि प्लान बनाउँछ, समय सीमा तोक्छ, अडिटर तोक्छ अनि लेखा परीक्षण गर्न हुन लैजान्छ र अन्तिम लेखा परीक्षण गर्छ। तर त्यो लेखा परीक्षण अन्तिम लेखा परीक्षण गर्दाखेरि प्रारम्भिक लेखा परीक्षणबाट देखिएका त्रुटि कमजोरी सच्याउनका लागि सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई समय दिइन्छ अनि त्यो समयभित्र उसले सच्याएन भनेदेखि वा दुई पक्ष बसेर छलफल गर्दाखेरि सच्याउन नसकिने खालका विषयहरू छन् भनेदेखि चाहिँ त्यो कुरा सहितको प्रतिवेदन महालेखा परीक्षकले तयार गर्छ र त्यो प्रतिवेदन चाहिँ सार्वजनिक हुन्छ र भर्खरै हामी यहाँ सार्वजनिक भएको छ, जसले चाहिँ बेरुजुको अवस्था चाहिँ देखाउँछ। त्यसमा दुई किसिमको हुनसक्छ खर्चमा बेरुजु, एउटा चाहिँ नियमित गर्नुपर्ने, अर्को चाहिँ असुल उपर गर्नुपर्ने। कसैले गैर कानुनी ढङ्गले रिसोर्सको मिसयुज गरेको छ भने त्यो चाहिँ त्यो व्यक्ति सम्बन्धितबाट असुल उपर गर्नुपर्ने हुन्छ र चाहिँ कागज प्रमाण नपुगेर रित नपुगेर केही समस्या भएको छ भनेदेखि चाहिँ नियमित गर्न सकिने हुन्छ। अब नियमित गर्ने लेखाको अथवा खर्चको सन्दर्भमा त अहिले पछिल्लो समयमा सम्बन्धित मन्त्रालयको सचिवलाई अधिकार दिएको छ, त्यसको चाहिँ यो के भन्छ पुनः के अरे नियमित गर्ने प्रक्रिया पुरा गरेर उसले निर्णय गरेर नियमित गर्ने र सोको जानकारी महालेखा परीक्षकलाई गराउनेको कार्यालयलाई गराउने गरी अलि अगाडि चाहिँ त्यहाँ सम्परीक्षण गर्न महालेखा परीक्षकको कार्यालयमै जानुपर्ने स्थिति थियो। यसरी यो लेखा परीक्षण भनेको चाहिँ के हो भने यहाँ हामी लेखा परीक्षणको च्याप्टर पढिराखेका छैनौँ, यो चाहिँ हामी अडिटको छुट्टै च्याप्टरमा पढ्छौँ, अकाउन्टिङ अडिटिङ सिस्टममा अलिक डिटेलमा। यसरी यो बजेटको चाहिँ के गरेको हो त भन्दा परीक्षण गरेको है, त्यसैले तिनवटा मैले अघि फर्मुलेसन एप्रुभल चारवटा एप्रुभल एक्जिक्युसन र यो चाहिँ कन्ट्रोल यानि कि इभ्यालुएसन अन्तर्गत चाहिँ लेखा परीक्षण गरिन्छ र प्रतिवेदन सार्वजनिक वितरण गरिन्छ। महालेखा परीक्षकले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँछन्, राष्ट्रपतिले प्रधानमन्त्री मार्फत संसदमा पेस गर्छन् र संसदमा त्यसको चाहिँ छलफल हुन्छ संविधान निकायको प्रतिवेदनको। यसरी यो चाहिँ बजेट चक्र अब यसलाई टुक्र्याएर तपाईँले बजेट तर्जुमा, बजेट स्वीकृति, अख्तियारी प्रदान, श्रेष्ठता विवरण, लेखा परीक्षण, प्रतिवेदन गरेर छवटा स्टेजमा पनि लेख्न सक्नुहुन्छ, अथवा बजेट तर्जुमा, बजेट स्वीकृति, बजेट कार्यान्वयन, बजेट मूल्याङ्कन गरेर चारवटा स्टेजमा लेखे भइहाल्छ। यसरी यो चाहिँ बजेटको समग्र प्रक्रिया हुने भयो। अब नेपालमा बजेट व्यवस्थापनका बजेट साइकलका के समस्या छन् त भन्दाखेरि बजेट चाहिँ दीर्घकालीन सोच दृष्टिकोण उद्देश्य बोकेर प्रायः आउँदैन, यो पपुलिस्ट टाइपको डिस्ट्रिब्युटिभ टाइपको र अहिले कसरी जनतालाई खुसी पारेर अर्को चुनाव जित्ने भन्ने दृष्टिकोणबाट निर्देशित भएर बजेट आउने गरेको हामीले देख्छौँ। अर्को चाहिँ हाम्रो यो इन्क्रिमेन्टल बजेटिङ सिस्टम भएको कारणले गर्दा, यो परम्परागत बजेटिङ सिस्टम भएको कारणले गर्दा कार्यक्रम, त्यसको महत्त्व, त्यसको औचित्य आदि कुरा भन्दा पनि यो खालि चल पहिलादेखि चलिआएको कार्यक्रममा 10% 5% बढाएर गर भन्दाखेरि यसले चाहिँ प्याराडाइम सिफ्ट, एउटा ड्रास्टिक चेन्ज ल्याउने अपेक्षा यस्तो बजेट प्रणालीबाट गर्न सकिँदैन। त्यसैले हामीले इन्क्रिमेन्टल पद्धतिको प्रयोग गरेका छौँ। गर्नुपर्ने अघि मैले सिद्धान्तमा पहिला कामका लागि अनि खर्च अनुमान गरेपछि अनि स्रोत खोज्ने हो भनेका छौँ, तर हामीले गर्दा चाहिँ के गर्छौँ भने स्रोत यति छ, यसभन्दा माथि नजाने गरी बजेट बनाऊ भनेर फ्यामिली बजेटिङ तरिकाले बजेट बनाउँछौँ, त्यो समस्या छ। अर्को चाहिँ सूचना र तथ्याङ्क चाहिँ पर्याप्त र वैज्ञानिक छैन, सूचना र तथ्याङ्क बेगर चाहिँ इभिडेन्स बेस्ड बजेटिङ हुन सक्दैन, त्यसैले डेटाको अभावमा पनि बजेट चाहिँ तर्जुमा कार्यान्वयन प्रक्रिया चाहिँ प्रभावकारी भएको छैन। अर्को नीति योजना कार्यक्रम र बजेटका बिचमा तादम्यता छैन, तालमेल मिलेको छैन, नीतिले एउटा भने हुन्छ, योजनाले अर्को कुरा भने हुन्छ, बजेट अर्कै कार्यक्रममा चाहिँ एलोकेट भएको हुन्छ, योजनाभन्दा बाहिरका आयोजनाहरू बन्छन् अनि कार्यक्रम बन्छन् र बजेट त्यसमा चाहिँ एलोकेट हुन्छ, त्यसैले नीति योजना र बजेट बिचमा सामञ्जस्यता नहुँदाखेरि पनि बजेट प्रभावकारी हुन सकेको छैन। अर्को हाम्रो यो सङ्गठन संरचना र तिनीहरूका बिचमा समन्वय, सङ्गठनको खर्च गर्ने क्षमता कमजोर छ, त्यसले पनि बजेट प्रभावकारी छैन। एब्जर्प्टिभ क्यापेसिटी भन्छ, पुँजीगत खर्च गर्ने क्षमतै छैन हाम्रो, एकदम कमजोर छ। बजेट आउँछ ठुलो तर चाहिँ के हुन्छ, खर्च हुन सक्दैन, त्यसले बजेट प्रभावकारी नभएको मान्न सकिन्छ। अर्को चाहिँ यो आयोजनाहरूको प्राथमिकीकरण जुन गरिन्छ त्यो औचित्य र पूर्ण विवेकशीलताको प्रयोग गरिन्न, राजनीतिक प्रभाव र लोकप्रियताका आधारमा आयोजनाको प्राथमिकीकरण हुन्छ र स्रोत विनियोजनको पनि वैज्ञानिक र वस्तुगत आधार छैन। प्राथमिकता प्राप्त आयोजनामा पर्याप्त स्रोत विनियोजन नहुँदाखेरि पनि आयोजना लम्बेको लम्बे यो 2000 2003 2004 सुरु भएको मेलम चाहिँ अहिले 20 वर्ष हुन लागिसक्यो र पनि बनिरहेको अवस्था छ। त्यो के हो त भन्दाखेरि एडुकेट रिसोर्स एलोकेट नहुनु, पर्याप्त स्रोत विनियोजन नहुनु। अर्को चाहिँ हामीले बजेट छुट्याउँदाखेरि फिजिबिलिटी, प्री फिजिबिलिटी नभइकन अथवा रेडिनेस अफ प्रोजेक्ट, प्रिपेयरनेस अफ प्रोजेक्ट कम्प्लिट नभइकन के गर्छौँ, बजेट छुट्याउँछौँ। कार्यान्वयन गर्न ठ्याक्क योग्य आयोजना भए पो विनियोजित बजेट चाहिँ अब टेन्डरमा जाने, कार्यान्वयन हुने भइहाल्छ, तर अब कुनै आयोजना भने 5 करोड पैसा छुट्यायो, अब त्यो कुन ठाउँमा हो पहिला, अनि त्यसको प्री फिजिबिलिटी गर्नु पऱ्यो, फिजिबिलिटी गर्नु पऱ्यो, डिपिआर तयार गर्नु पऱ्यो, जग्गाको समस्या, मुआब्जाको समस्या, यी सारा टुङ्ग्याउनु पऱ्यो, अनि बल्ल प्रकृतिमा जानलाई यसपालि खर्चै हुँदैन, अनि त्यहाँ विनियोजन भएको पैसा त्यत्तिकै बस्छ, त्यो पुँजीगत पैसा हुन्छ अनि पुँजीगत खर्च भएन भन्ने कुरो। त्यसैले आयोजना व्यवस्थापन नै हाम्रो कमजोर छ र आयोजनाको पूर्ण तयारी नभइकन बजेट विनियोजन गर्नु। अर्को हाम्रो डिस्ट्रिब्युटिभ बजेटिङ छ, यो वितरणकारी बजेट सबैलाई सांसदहरूलाई यति करोड अनि यसले कसले कति खर्च गर्ने अनि स्थानीय तहमा पठाउँदाखेरि पनि स्थानीय तहले अहिले बजेट विनियोजन गर्दा सबभन्दा समस्या के छ त भन्दा टोटल मेरो बजेट यति प्रत्येक ओडालाई यति यति भनेर ओडालाई बाँड्दिने कि बजेटिङको सिस्टम त त्यो होइन नि त कृषिलाई यति होला शिक्षालाई यति स्वास्थ्यलाई यति पूर्वाधारलाई यति औषध उपचारलाई यति आदि भनेर बाँड्नुपर्ने होला तर हामी चाहिँ डिस्ट्रिब्युटिभ वेबाट थर्ने तरिकाले बजेट बाँड्छौँ जसले केही पनि नतिजा दिँदैन लोकप्रियतामुखी पपुलिस्ट र डिस्ट्रिब्युटिभ बजेटिङ छ हामीका त्यसैले धेरै प्रोजेक्टहरू अनफन्डेड हुन्छन् सो बिग नम्बर अफ प्रोजेक्ट्स यति धेरै आयोजनाहरू हुन्छन् कि अनि त्यो आयोजनालाई पैसा चाहिँ यति यति यति यति छर्न पर्ने छिर्दैन त्यसैले गर्दाखेरि अत्याधिक सङ्ख्याका आयोजना र एकदमै अन्डर फन्डेड आयोजना भनेको ठुलो आयोजना छ तर पैसा चाहिँ 1 करोड विनियोजन त केही पनि हुँदैन भनेपछि यस्तो अन्डर फन्डेड बिग नम्बर अफ प्रोजेक्ट न्यून बजेट विनियोजन गरिएका ठुलो सङ्ख्याका आयोजना त्यसले आयोजनाको लागत र समयावधि बढाउँछ र बजेट सफल हुँदैन अर्को हाम्रो बजेटको 1/3 झन्डै भाग चाहिँ वैदेशिक सहायताले धान्छ त्यसैले गर्दाखेरि वैदेशिक स्रोतमा निर्भर बजेट भएको कारणले पनि कमिट गरेको स्रोत पछि दिँदैनन् हामीले रिइम्बर्स गर्न सक्दैनौँ खर्च र समयमा गर्न सक्दैनौँ त्यसैले बजेट सफल हुँदैन अर्को हाम्रो अनुगमन मूल्याङ्कन प्रणाली प्रभावकारी छैन योजना बजेट व्यवस्थापन नीति कार्यान्वयन यी क्षेत्रमा काम गर्ने जनशक्ति पनि दक्ष छैनन् र जनशक्तिगत स्थायित्व पनि छैन कोही पनि योजना शाखामा बस्न अनुगमन मूल्याङ्कन शाखामा बस्न रुचाउँदैन त्यसले गर्दाखेरि पनि बजेट कार्यान्वयनमा समस्या रहेको अवस्था छ अर्को चाहिँ बजेटरी डिसिप्लिन मेन्टेन गर्न अहिले संहिताको सन्दर्भमा कतिपय स्थानीय तहले बजेटै सभाबाट अनुशोधन अनुमोदनै गराउन सकेका छैनन् जब के अरे जब के भन्छ बिना कुनै भनौँ न फर्मलाइजेसन खर्च गरिराखेको अवस्था छ होइन खर्च गर्नलाई कानुनी प्रक्रिया पुरा गर्न जनशक्तिमा क्षमता छैन जनशक्तिकै अभाव छ अनि त्यसपछि तिनीहरू अकाउन्टेबल भएर खर्च गरेका छैनन् अर्को चाहिँ स्थानीय तहमा भएको खर्चको माथि प्रतिवेदन चाहिँ प्रभावकारी हुन सकेको छैन होइन यो आर्थिक विवरण पेस गर्नुपर्ने खर्च खबी भन्छ खर्चको विवरण पेस गर्नुपर्ने धेरै स्थानीय तहहरूले त्यो चाहिँ पेसै गरेका छैनन् हामीले बनाएको सूत्र लगायतको यी सिस्टमहरू तिनीहरूले पनि प्रभावकारी रूपले काम गर्न सकेका छैनन् त्यसैले गर्दाखेरि यो स्थानीय प्रदेश तहको खर्चको पारदर्शिता उत्तरदायित्व प्रतिवेदन प्रणाली प्रभावकारी हुन सकेको अवस्था छैन पछिल्लो समय सबैभन्दा धेरै भ्रष्टाचारका गुनासाहरू चाहिँ स्थानीय तहबाट आइरहेका छन् त्यो समस्या छ बजेट कार्यान्वयन अर्को चाहिँ कार्यालय निकायहरूले बजेट धेरै माग्ने खर्च गर्न नसक्ने होइन त्यसैले आफ्नो खर्च गर्ने क्षमताको पूर्वानुमान नगरिकन महत्वाकांक्षी ढङ्गले बजेट माग्ने गर्दा पनि खर्च नहुने स्थिति हुन्छ अर्को बजेट व्यवस्थापनमा हाम्रो के समस्या छ भनेदेखि धेरै मात्रामा चाहिँ यो रकमान्तर स्रोतान्तर बिचमा गर्ने एउटाका लागि एलोकेट गरेको बजेट अर्कोतिर रकमान्तर गरेर स्रोतान्तर गरेर खर्च गर्ने पद्धति छ र अन्तिममा खर्च हुन नसकेपछि त्यो चाहिँ रकमान्तर गर्ने यो आयोजनामा खर्च हुन सक्दैन त्यसले गर्ने अर्को सरेन्डर गरेर पठाउने अर्थ मन्त्रालय अनि प्रगति चाहिँ देखाउने 1 अर्बको बजेट थियो खर्च चाहिँ यो 50 करोड मात्रै भयो अब बाँकी 50 करोड चाहिँ बेलैमा फर्काइदियो भने अब मेरो चाहिँ 100 मा 100 भयो तर अर्थ मन्त्रालयको ट्रेजरीमा चाहिँ त्यो बजेट के भयो त्यसै आइडियल भएर बस्यो भनेदेखि पुँजीगत खर्च हुन सक्दैन त्यस्तो छ अर्को वैदेशिक सहायताको जुन स्रोत हुन्छ त्यो चाहिँ यो के हुन्छ भनेदेखि अफ ट्रेजरी अनि त्यसपछि अफ बजेट धेरै खर्च हुँदाखेरि पनि अथवा अन बजेट अफ ट्रेजरी हुँदाखेरि बजेटमा देखिन्छ अनि खर्चको प्रतिवेदन नआउँदाखेरि चाहिँ खर्च भएर पनि प्रगति यता देखिँदैन त्यसैले यो अफ ट्रेजरी अन बजेट अफ ट्रेजरी जुन वैदेशिक सहायता परिचालन छ त्यसले गर्दाखेरि पनि बजेट कार्यान्वयनमा समस्या रहेको अवस्था छ यस्ता खालका थुप्रै समस्याहरू छन् बजेट व्यवस्थापनमा अब यसलाई सुधार गर्नका लागि चाहिँ यसलाई उल्टाएरै यहाँ मैले सबै लेखिदिएको छु सुधारहरू त ती कुराहरू लेख्नुपर्ने हुन्छ ल अब मैले आजलाई यति नै गरेँ भोलि हामी योजना सहभागितामूलक योजना प्रणालीको योजनाको च्याप्टर जति सबै सक्छौँ यसमा अब यसमा अहिलेसम्म हामीले चाहिँ पब्लिक फाइनान्स अनि पब्लिक फाइनेन्सियल म्यानेजमेन्ट त्यसको सोसल अकाउन्टेबिलिटी पब्लिक फाइनेन्सियल म्यानेजमेन्टको मेजर यो बजेटरी प्रणाली अनि त्यसका हाम्रो विधि तौर तरिका समस्या यो विषयमा कुरा गऱ्यौँ केही क्वेसनहरू छन् भनेदेखि गर्नु अलि मलाई एकदम दिनदिनै ढिलो ढिलो भएको छ, त्यसैले आज चाहिँ म 8:30 भन्दा अगाडि नै ठक्कै छोड्छु। तपाईँहरूका क्वेसन छन् भने अब भन्नु। यहाँ चाहिँ क्वेसनहरू आ रहेछ, म थोरै यहाँ यस्तो हेर्दा सरकारलाई यसो हेरिदिन्छु। किशोर रिलेट छोड्नु हुन्छ, स्थानीय तहलाई दिइने अनुदानलाई अर्थ सचिवले अख्तियार दिनुपर्छ कि पर्दैन भनेर भन्नु भएको छ। पर्दैन, अनुदान प्रदेश र स्थानीय तहमा जाने अनुदान भनेको चाहिँ त्यो संविधानले दिएको आर्थिक अधिकार अन्तर्गत स्रोत बाँडफाँड हुने हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गर्छ, त्यो सिफारिसका आधारमा अर्थ मन्त्रालयले स्थानीय सञ्चित कोष प्रदेश सञ्चित कोषमा पैसा सिधै पठाउँछ अनुदान। त्यो चाहिँ केन्द्रीय बजेटमा आएर अनुमोदन भएर अख्तियारी जाने होइन, उसले आफै बजेट बनाएर उही अनुमोदन के अरे अख्तियारी दिएर खर्च हुन्छ। त्यसैले अर्थ सचिवले तल्लो तहमा अहिले दिनै मिल्दैन, त्यसरी अख्तियारी भनेको सङ्घको सङ्घभित्रै मात्रै हुन्छ, प्रदेशको प्रदेशभित्रै र स्थानीय तहको स्थानीय तहभित्रै मात्रै हुन्छ। स्थानीय तहमा जाने पैसा जुन अनुदान हुन्छ त्यसको अख्तियारी जाँदैन, जुन सरकारले पठाइदिन्छ बजेटभन्दा पहिल्यै विनियोजन गरेर त्यसपछि उसले चाहिँ तल बजेट बनाएर सूचित गरेर तलैबाट अख्तियारी हुने हो। ओके, अर्को प्रश्न छ, शिवरी दाहालले सोध्नु भएको छ, गाउँपालिका र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लेखा उत्तरदायी अधिकृत हो वा होइन? यो अब त्यसलाई संविधानले अहिले त्यसरी लेखा उत्तरदायी अधिकृत भनेर सङ्घको डिफाइन छ, तल ऐनले यसरी डिफाइन गर्दैन। तलको के सङ्घीय सरकारको आर्थिक ऐन मा आधारित भएर तल उनीहरूले चाहिँ आर्थिक प्रशासन सम्बन्धी ऐन नियम बनाउँदाखेरि उसलाई लेखा उत्तरदायी अधिकृत भनेर डिफाइन गर्न सक्छ। बाई जिम्मेवारी चाहिँ ऊ लेखा उत्तरदायी अधिकृत हो, किनभने ऊ त त्यो यहाँको अर्थ सचिव सर भनौँ न। हामीले के भनेका छौँ भने स्थानीय तहको खर्चमा चाहिँ सभाले पास गरेपछि त्यसको खर्च गर्ने पुरा उत्तरदायित्व चाहिँ प्रमुख प्रशासकीय अधिकृतको हुन्छ। अब त्यो प्रमुख प्रशासकीय अधिकृतले भोलि अरूलाई अख्तियारी दिनुपर्ने गरिकन संरचना बन्न पनि सक्छ, कृषिको छुट्टै स्वास्थ्यको छुट्टै। तर अहिले चाहिँ खर्चको अधिकार चाहिँ प्रमुख प्रशासकीय अधिकृतमा मात्रै हुन्छ र उत्तरदायित्वमा पनि उसैमा हुने भएको कारणले गर्दाखेरि ऊ चाहिँ लेखाको र खर्चको हिसाबले उत्तरदायी अधिकृत हो। अब बाई डेफिनेसन चाहिँ लेखा उत्तरदायी अधिकृत भनेर कानुनले अहिले भनेको अवस्था छैन, तर स्थानीय कानुनले त्यो तोक्न सक्छ। स्थानीय तहको सन्दर्भमा ऊ चाहिँ लेखा उत्तरदायी अधिकृत हो भनेर तोक्न सक्छ। ए, स्रोत अनुमान समिति भनेको चाहिँ अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, यो के भन्छ राष्ट्र ब्याङ्क, यिनीहरूका प्रतिनिधि रहने समिति हो। त्यसैले यसको स्रोत अनुमान समितिको सचिवालय चाहिँ के अरे राष्ट्रिय योजना आयोगमै हुन्छ, तर चाहिँ अर्थ मन्त्रालयको सहित संलग्नता त्यसमा हुन्छ, किनभने अर्थ मन्त्रालयले दिने डेटाका आधारमा त्यो समितिले चाहिँ गर्ने हो, स्रोत अनुमान गर्ने हो। त्यसैले जोइन्टली फर्मेसन भएको हुन्छ, यो हुन चाहिँ अर्थ र योजना आएको संयुक्त उसमा फर्मेसन भएको हुन्छ, त्यसमा राष्ट्र ब्याङ्कको समेत प्रतिनिधि हुन्छ। माथि दामोदरजी के प्रश्न गर्दै हुन्छ, नेपालको योजना र बजेट प्लानिङबीच कायम हुनुपर्ने अन्तर सम्बन्धबारे चर्चा गर्नुहोस् भन्ने एउटा क्वेसन रहेछ सर। ओके, यो भेरी सिम्पल, यसमा चाहिँ अघि मैले भने समस्यामा योजना र बजेटका बिचमा यो सम्बन्ध अन्तर सम्बन्ध स्थापित नहुँदाखेरि बजेट खर्च हुने तर योजनाका लक्ष्य प्राप्त नहुने देखिन्छ, होइन? त्यो किन त भन्दा योजनाले तय गरेको उद्देश्य, प्राथमिकता र रणनीति अनुरूप आयोजना बनेर बजेट विनियोजन भयो भने योजनाको उद्देश्य, प्राथमिकता, रणनीति प्राप्त हुन्छ र योजना पनि सफल हुन्छ, बजेट पनि सफल हुन्छ। तर हामी कहाँ के हुन्छ भने योजनाले एउटा उद्देश्य तय गरेको हुन्छ, एउटा प्राथमिकता तय गरेको हुन्छ र त्यसको प्राथमिकता प्राप्त गर्न एक किसिमका रणनीतिहरू तय गरेको हुन्छ, तर बजेट बन्दाखेरि त्योभन्दा बाहिरका आयोजना छनौट भएर बजेट बन्छन्। त्यो आयोजनाले योजनाको रणनीति, प्राथमिकता र उद्देश्य प्राप्तिमा योगदान गर्दैन भनेपछि खर्च हुन्छ तर योजनाका लक्ष्य, उद्देश्य, प्राथमिकता, रणनीति चाहिँ पुरा हुँदैनन्। त्यसैले यो दुईटा बिचमा अन्तर सम्बन्ध कायम गर्न के गर्नुपर्छ त भन्दाखेरि चाहिँ बजेट र योजनालाई जोड्ने केही टुलहरू हुन्छन्, त्यसको प्रयोग हुनु पर्यो। नम्बर एक, अघि मैले मध्यमकालीन खर्च संरचना यो MTEFको पूर्ण रूपमा प्रयोग गर्नु पर्यो। अनि त्यसपछि गएर दोस्रो, बजेट बनाउँदाखेरि चाहिँ योजनाको लक्ष्य उद्देश्य र प्राथमिकता प्रतिकूल हुने गरी बनाउनु भएन। बजेट छलफलको एउटा मेजर आधारै तपाईँले यो आयोजनामा यति बजेट विनियोजन गर्नुभयो भनेदेखि त्यसले योजनाको कुन रणनीतिलाई प्राप्त गर्न योगदान पुर्याउँछ भनेर, त्यसैले आयोजना छान्दाखेरि योजनाका प्राथमिकता र रणनीतिलाई आधार मानेर छान्नु पर्यो। त्यो योजनाका प्राथमिकता र रणनीतिलाई योगदान गर्छ भने उच्च अङ्क पाएर प्राथमिकतामा पऱ्यो, गर्दैन भने पाएन भनेपछि त्यसमा बजेट फन्डिङ हुँदैन। त्यसैले एक नम्बर मध्यमकालीन खर्च संरचनाको प्रयोग गर्नु पर्यो, दोस्रो नम्बर आयोजना छनौट गर्दाखेरि योजनाका उद्देश्य र प्राथमिकतामा योगदान पुग्ने आयोजनालाई उच्च मूल्य दिएर अथवा उच्च वेटेज दिएर छान्ने प्रणालीको विकास गर्नु पर्यो, तेस्रो नम्बर प्रत्येक आयोजनालाई योजनाका रणनीतिक प्राथमिकतासँग टाई अप गर्नु पर्यो, यो आयोजनाले यो रणनीतिक प्राथमिकतालाई योगदान गर्छ भनेर हामीले यो गर्नु पर्यो। चौथो हामीले योजनाको आयोजनाको क्याटेगोराइज गर्छौँ नि, P1, P2, P3 हो, त्यो P1, P2, P3का जुन क्याटेगोराइज गर्दाखेरि विभिन्न आधारहरू हुन्छन्, ती आधार पनि योजनाको उद्देश्य रणनीति प्राथमिकतामा आधारित आधारहरू हुनु पर्यो, त्योभन्दा बाहिर हुनु पर्यो। चौथो भनेको के हो त भन्दाखेरि चाहिँ हामीले बजेट बनाउँदाखेरि यो प्राथमिकता प्राप्त आयोजनामा पर्याप्त बजेट विनियोजन गर्ने गरिकन बनाउनु पर्यो, डिस्ट्रिब्युटिभ बजेटिङ बनाउनु भएन। त्यो गर्यो भने त्यो प्राथमिकता चाहिँ अघि भनिहालेँ योजनाको उद्देश्य प्राथमिकता रणनीति यिनीहरूले तय गरेको हुन्छ, त्यो भएर योजनालाई प्राप्त गर्नलाई मद्दत पुग्छ। तर यो प्राथमिकता चाहिँ सीमित हुनु पर्यो, आयोजनाको सङ्ख्यालाई सीमित गर्ने, अनि ती सीमित आयोजनामा पनि प्राथमिकता प्राप्त चाहिँ सीमित हुनु पर्यो। हामी कहाँ P1 प्रोजेक्ट चाहिँ 93% हुन्छ, P2 प्रोजेक्ट चाहिँ 5% जति 6% जति हुन्छ, अनि P3 चाहिँ 1-2% हुन्छ, ठ्याक्कै उल्टो। बढीमा 5%, 10% प्रोजेक्ट चाहिँ प्राथमिकता 1 हुनुपर्छ, जसमा जति पनि रिसोर्स चाहिने जति एलोकेट हुनुपर्छ, अनि P2 को प्रोजेक्ट चाहिँ 20-25-30% हुनु पर्ला, P3 चाहिँ अलि धेरै हुनु पर्ला। त्यसैले सीमित सङ्ख्याका आयोजना र प्राथमिकीकरण गर्दाखेरि चाहिँ सीमित आयोजनालाई उच्च प्राथमिकतामा राख्ने र उच्च प्राथमिकताका आयोजनालाई पर्याप्त स्रोतको सुनिश्चित गर्ने व्यवस्था हुनुपर्छ। अब अर्को भनेको चाहिँ के हो त भन्दाखेरि यसमा यो बजेटरी प्रोसेसमा योजना आयोगको भूमिका बढी महत्त्वपूर्ण बनाइनु पर्यो, जसले गर्दाखेरि योजनासँग बजेटलाई टाई अप गर्न उसले मद्दत गर्छ। अहिलेको सैद्धान्तिक छलफलमा चाहिँ योजना पल्टाएर यो आयोजनाले यो प्राथमिकतालाई चाहिँ योगदान पुर्याउँछ, यो उद्देश्यलाई योगदान पुर्याउँछ या पुर्याउँदैन भने विस्तृत छलफल हुने र नपुर्याउने छ भने उसले काट्न सक्ने हैसियत राख्नु पर्यो भने, अर्को कुरा चाहिँ त्यो योजनाले एकछिनका लागि यो 5 वर्षमा हामीले पञ्चवर्षीय योजनामा चाहिँ 1,00,000 रोजगारी सिर्जना गर्ने भनेका छौँ भने यो अहिलेको दोस्रो वर्षमा त्यो लाखमध्ये 3,00,000 रोजगारी सिर्जना गर्नुपर्छ भनेपछि श्रम तथा रोजगार मन्त्रालयले 3,00,000 रोजगारी सिर्जना गर्ने गरी के बजेट र कार्यक्रम ल्यायो त भनेर त्यसमा आधारित भएर बजेट कार्यक्रम ल्याउने व्यवस्था हुनुपर्छ। अर्थात् बजेट कार्यक्रमको छनौटको मूल आधार चाहिँ योजनाले तय गरेका टार्गेट, इयर वाइज टार्गेटहरू बनाइयो भने पनि त्यसमा लिङ्केज कायम गर्न सकिन्छ। यसरी विभिन्न कुराहरू गर्यो भनेदेखि यो योजना र बजेटका बिचमा लिङ्केज कायम गर्न सकिन्छ र यसो गर्नुपर्छ भनेर लेख्नु। अरू अर्को प्रश्न यहाँ चाहिँ माथि आएको छ, यो एमटिएफ र एमटिएफएफको डिफरेन्सेस के हो, यसको इम्पोर्टेन्स के हुन्छ भन्ने सुन्दा अघि नै मैले भनिहालेँ, एमटिएफ भनेको मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्क हो, यसले चाहिँ खर्चको मात्रै कुरा गर्छ, 3 वर्षमा कति खर्च गरिन्छ र त्यो खर्च गरिरहँदाखेरि यो योजना र खर्चका बिचमा बजेटका बिचमा कसरी तालमेल कायम गर्ने, आयोजनाको प्राथमिकीकरण कसरी गर्ने, त्यो प्राथमिकता प्राप्त आयोजनालाई खर्चको सुनिश्चितता स्रोतको सुनिश्चितता कसरी गर्ने भन्ने कुरा चाहिँ एमटिइएफले गर्छ भने एमटिएफएफ भनेको चाहिँ यसले आम्दानी पनि कति चाहिन्छ, त्यसले त खर्च मात्रै, आम्दानी कहाँबाट, आम्दानी स्योर नभइकन खर्चको सुनिश्चितता त हुँदैन। त्यसैले एमटिएफएफ फिस्कल फ्रेमवर्कले चाहिँ ब्रोडर हेर्छ, यसमा खर्च र आम्दानी दुइटै समेटिन्छ, आम्दानी कति खर्च हुन्छ, त्यो खर्चका लागि कति स्रोत चाहिन्छ, त्यो स्रोत कहाँबाट जुटाइन्छ, स्रोत जुटाउँदा अनुशासित र मितव्ययी ढङ्गले कसरी जुटाउने, आम्दानी र खर्चको ग्याप मिट गर्नलाई स्रोत अभिवृद्धि गर्न कति ग्याप हुन्छ र त्यो अभिवृद्धि गर्न कुन कुन सम्भावित क्षेत्रहरू छन् कसरी गर्न सकिन्छ भनेर फिस्कल फ्रेमवर्क इज ए बोर्डर टर्म द्याट इन्क्लुड्स बोथ एक्सपेन्डिचर एन्ड इन्कम प्रोजेक्सन अनि त्यसपछि टाई अप बिट्विन बोथ एक्सपेन्डिचर एन्ड इन्कम इन डिफरेन्ट इयर्स बजेटरी सिस्टम विथ प्लान. तर चाहिँ एफएफले चाहिँ खर्चको मात्रै कुरा गर्छ, त्यसैले एउटा ब्रोडर हो भने अर्को एउटा चाहिँ स्पेसिफिक हो. अरू यहाँ साथीहरूको प्रश्न, अरू तपाईँ के छ तलको केही यसो कोही साथीले, म यहाँ अरू राख्छु. नेपालमा अपेक्षित रूपमा पुँजीगत खर्च हुन नसक्ने कारणहरू भन्नुभएको छ. ओके, त्यो त भेरी सिम्पल. अघि मैले बजेटका जे जे समस्या भने त्यही नै हो. एउटा त डिस्ट्रिब्युटिभ र पपुलिस्ट बजेटिङ छ, दोस्रो आयोजनाको तयारी पुरा नभइकन हामी बजेट एलोकेट गर्छौँ. बजेट एलोकेट गरेर बल्ल चाहिँ हामी प्रिफिजिबिलिटी स्टडी फिजिबिलिटी स्टडीमा जान्छौँ, त्यसैले गर्दाखेरि त्यो खर्च हुन सक्दैन. अर्को चाहिँ हाम्रो आयोजना व्यवस्थापनमा चाहिँ जनशक्ति व्यवस्थापनको समस्या छ, कम्पिटेन्ट ह्युमन रिसोर्स छैन. अर्को आयोजना प्रमुख र कर्मचारीलाई उसको कार्य सम्पादन मूल्याङ्कन चाहिँ आयोजनाको कार्य सम्पादनसँग टाई अप गर्न सकिएको छैन. आयोजना प्रमुख प्रमोसन हुने पुरस्कार पाउने हुन्छ, तर आयोजना सधैँभरि प्रगति नै नगर्ने स्थिति हामी कहाँ छ. कार्य सम्पादनमा 100 ल्याइराखेका हुन्छ कर्मचारीले, तर आयोजनाको पर्फर्मेन्स चाहिँ हुँदैन. त्यसैले पर्फर्मेन्स आयोजनाको पर्फर्मेन्ससँग कर्मचारीको पर्फर्मेन्स बिच सङ्गति कायम गर्न सकिएको छैन, त्यो पनि समस्या छ. अर्को चाहिँ पुँजीगत खर्च हुन नसक्नुको कारण हाम्रो फरेन फन्डेड जुन प्रोजेक्टहरू हुन्छन् फरेन एड, त्यसका कन्डिसनहरू यति कठिन हुन्छन् कि हामीले त्यो कन्डिसन पुरा गर्नै सक्दैनौँ, त्यसले खर्च हुँदैन. अर्को चाहिँ अघि मैले भनिहालेँ, यो स्रोतमा अन बजेट अफ ट्रेजरी, के अरे अन बजेट अफ ट्रेजरी भनेको बजेटमा यति पैसा आउँछ भनेर देखिने, तर खर्च डाइरेक्ट दाताले गर्ने, खर्चको रिपोर्टिङ नआउने हुँदाखेरि त्यो पनि समस्या छ. अर्को चाहिँ के छ भने जनशक्तिको क्षमता विकास हामीले गर्न सकेका छैनौँ, जस्तो एप्रोप्रिएटली अकाउन्ट राख्न सक्ने, अडिट गर्न सक्ने, कागजातहरू प्रमाणहरू चाहिँ जुटाउन सक्ने, जसले गर्दा रिइम्बर्समेन्टमा समस्या छ हाम्रो शोध भर्न लिनमै. त्यसैले खर्च भएको कुरा शोध भर्न नलिएसम्म खर्चको यथार्थ खर्च भएको देखिँदैन, त्यो कारणले गर्दाखेरि पनि पुँजीगत खर्च हुन सकेको छैन. अर्को हाम्रो विकासमा स्थानीय असहयोग पनि छ, जनताहरूले विभिन्न खाले माग राख्ने, या यो आयोजना बनाउन नदिने भन्ने बिचमा अवरोधहरू सिर्जना गर्ने, त्यसैले विकास मैत्री वातावरण र संस्कृतिको अभावले गर्दाखेरि पनि हुन सकेको छैन. अर्को हाम्रो चाहिँ ल्यान्ड एक्विजिसनमा ठुलो समस्या छ, यो जग्गा प्राप्तिको विषयमा प्रभावकारी कानुन छैन र त्यो जग्गाको मूल भ्यालुएसनको वैज्ञानिक आधारहरू छैन, त्यो कारणले गर्दाखेरि आयोजना एकदमै महँगो हुन्छ र जग्गा लिन सकिँदैन, त्यो हुँदाखेरि पनि खर्च समयमै पुँजीगत खर्च हुन सक्दैन. अर्को के छ भने हामीले चाहिँ खर्च चाहिँ योजनाबद्ध ढङ्गले गर्दैनौँ. डेलैमा जेठ 15 बजेट आउँछ, जेठ असारभरिमा कार्यविधि बनाउनु पर्ने, कुनै कन्सेप्ट नोट बनाउनु पर्ने, वा वर्षभरिको खर्चको खरिद योजना बनाउनु पर्ने, यो तयारी गरेर साउन एकदेखि एक्जिक्युसनमा जानुपर्ने, तर हामी साउन एकबाट बल्ल तयारीका कुरा गर्छौँ, दसैँसम्म तयारी गर्दै लाग्छ, मङ्सिरमा टेन्डरको प्रोसेसमा जान्छौँ, अनि त्यसपछि पुसमा फागुन यो जाडो सिजनमा काम नहुने हुन्छ धेरै ठाउँहरूमा आदि इत्यादि, त्यसले गर्दाखेरि पनि पुँजीगत खर्च प्रभावकारी हुन सकेको छैन. अर्को त हाम्रो लिगल प्रोसिजुरल यो कम्प्लेक्सिटीहरू पनि छ, सार्वजनिक खरिद ऐन नियमका जटिलताहरू, जसले चाहिँ टेन्डर इभ्यालुएसन गर्दाखेरि क्वालिटीलाई इग्नोर गर्ने, खालि उसले कतिमा त्यो बिड गरेको छ न्यूनतम बिडरलाई दिनुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाले गर्दाखेरि पनि. अर्को हाम्रो निगरानी निकायहरू यति धेरै भए, कतिवटालाई रिपोर्टिङ गर्ने, कतिवटालाई संसदीय समिति अख्तियार, अर्को खोइ के यति धेरै छन्, तिनीहरूलाई प्रतिवेदन गर्दा गर्दै तिनको चित्त बुझाउँदा बुझाउँदै काम गर्नै नपाउने स्थिति छ एउटा भने, अर्कोतिर चाहिँ सानो छिसिक्क भइहाल्यो भने पनि त्यसको जिम्मा व्यक्ति एउटाले जिम्मा लिनुपर्छ, अनि भोलि ऊ चाहिँ के भन्छ भ्रष्टाचारको मुद्दामा वा चाहिँ अनियमितताको मुद्दामा जानुपर्ने भएकोले सकेसम्म बरु खर्चै नगर्ने, कुनै पनि कम्प्लेक्स खालको आयोजना छ भने टेन्डरै नगर्ने, वा गरे पनि त्यसलाई फेरि रिटेन्डरिङमा जाने के गर्ने, अनि समयमा खर्चको प्रक्रियामा नजाने, बरु त्यो गर्यो भने केही पनि हुँदैन, खर्च हुँदैन, त सो भात के भयो भन्ने हुन्छ. त्यसैले गर्दाखेरि त्यो कानुनी जटिलता, अधिकतम निगरानी निकायहरू, उत्तरदायित्वका अधिकतम यो विधि तरिकाहरू, त्यसले गर्दाखेरि पनि खर्च पर्याप्त रूपमा हुन सकेको अवस्था छैन. यस्ता विविध कारणहरू छन्, अनुगमन मूल्याङ्कन प्रभावकारी छैन, अनि खर्च गर्ने निकायको क्षमता विकासमा हामीले ध्यान दिन सकेका छैनौँ, यो कारणले गर्दा पुँजीगत खर्च प्रभावकारी हुन सकेको छैन. र लास्ट क्वेसन अब ल भनौँ तपाईँले. सर, यो सायद नेपालमा आवधिक योजना र बजेट बिच सम्बन्ध कायम गर्नु आइसक्यो बजेट साइकल र बजेट फर्मुलेसन प्रोसेसमा के फरक छ र सुनबारे बजेट फर्मुलेसन भनेको संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेसम्मको प्रक्रिया हो बजेट साइकल भनेको चाहिँ बजेट फर्मुलेसन अथवा तर्जुमा बजेट अनुमोदन अथवा संसदबाट स्वीकृति बजेट कार्यान्वयन र बजेट प्रतिवेदन भनेको महालेखाले अडिट अन्तिम अडिट गरेर संसदमा प्रतिवेदन पुगुनसम्मको प्रक्रिया सबैलाई चाहिँ बजेट साइकल भनिन्छ सो फर्मुलेसन भनेको बजेट साइकलको पहिलो चरण हो तर्जुमा गरेर अर्थमन्त्रीले बजेट प्रस्तुत गरेसम्मलाई हामी फर्मुलेसन भन्छौँ सर नेपालमा बजेट तर्जुमा प्रक्रिया लेख्नुहोस् भन्नु भने अहिले त अब तिनै तहको लेख्नु पर्यो होला नि हुन्छ पर्दैन अहिले तपाईँलाई सोध्यो भने सङ्घको अघि मैले भनेको सर र लेख्ने अनि त्यसपछि संविधानले आर्थिक कार्यप्रणाली तिनै तहको तोकेको छ तिन तहले यस मोटामोटी यस्तै प्रक्रियाबाट आफ्नो आफ्नो बजेट बनाएर सदनबाट अथवा सभाबाट स्वीकृत गरेर खर्च गर्न सक्ने प्रोभिजन छ भने तिनटैको लेख्नु पर्दैन सङ्घको लेख्ने प्रदेश र स्थानीय तहको एउटा अनुच्छेदमा दुई तिन सेन्टेन्समा बोल्ने मात्रै त्यसको बारेमा लेख्नु पर्छ राम्रो सुनिएन तपाईँ त्यसको ह्यान्ड आउटमा मैले लिस्टै दिन्छु अघि मैले डिमान्ड साइडकोमा धेरै छ त्यसमा भने अघि धेरै लामै व्याख्या गरेँ तपाईँहरूलाई नयाँ भएको गरेर डिमान्ड साइडको जस्तो पब्लिक हियरिङ सोसल अडिट अनि त्यसपछि गएर चाहिँ यो सिभिक सर्भिलेन्स मिडिया मोबिलाइजेसन अनि त्यस्तै गरिकन पार्टिसिपेटरी बजेटिङ एन्ड प्लानिङ सिस्टम लगायतका थुप्रो 15-20 टुलहरू छन् तपाईँले ह्यान्ड आउटमा त्यो पाउनुहुन्छ होइन त्यो चाहिँ डिमान्ड साइड भनेको समाज पिपुल नागरिक समाज यिनीहरूको सक्रियता र संलग्नताले सार्वजनिक वित्तीय व्यवस्थापनलाई कसरी उत्तरदायी बनाउँछ भन्ने कुरा हो र त्यसका लागि प्रयोग हुने टुलहरू हो डिमान्ड साइड ल यहाँहरू सबैलाई धन्यवाद अब भोलि भेटौँ है त केही छ साथीको भने ठिकै छ अब भोलि देखाउँ अब आज ढिलो भएको थियो भोलि म टाइममा जोइन गर्छु है ल सबै साथीलाई धन्यवाद प्रश्न सल्भ गर्नु होला हजुर सजिव सरले हात पठाउँछ उसलाई ब्याङ्क कति दिनु